थोड़ी देर के लिए तशरीफ ले आइए। बहुत बड़े अल्लाह वाले कराची के अंदर आरिफ बिल्ला शेखुल अरब अजम मुजद्दद ज़माना हज़रत मौलाना शाह हकीम मोहम्मद हफ्ता साहब रहमतुल्लाह का अदना सा खादिम हाजिर हुआ है। इबादत तो हम पूरी रात कर सकते हैं, अल्लाह वाले उनके गुलामों की एक लम्हे की सोहबत 1,00,000 साल बेर इबादत से अफजल है। 1,00,000 साल में अल्लाह वाला तो नहीं उनका अदना सा खादिम है, मगर इंशाअल्लाह इबादत इंसान करे ना, जब बयान होने लगे अल्लाह की मोहब्बत की बातें सुनाई जाएं थोड़ी देर आके सुन ले। दीन का एक मसला सीख लेना 100 रकात नफिल से बेहतर है, इब्ने माजा शरीफ में आता है। और दीन का एक मजमून सीख लेना 1,000 रकात नफिल से बेहतर है। तो एक शख्स एक मसला सीख लेगा, अभी इतने मसले बताए जाएंगे, तो हमें 100 प्लस 100 प्लस 100 इतनी सारी रकातों का सवाब मिल जाएगा। और पूरा एक मजमून सीख लेंगे तो हमें 1,000 रकात का सवाब मिल जाएगा बैठे बैठे। अल्लाह ताला बहुत करीम है। लोग बोलते हैं ना आजकल शॉर्टकट रास्ते से अल्लाह को ढूंढना चाहिए, तो ये शॉर्टकट रास्ता है कि जल्दी से अल्लाह एक बैठे बैठे 1,000 रकात नफिल का सवाब मिल जाएगा। कितना आसान है। वो ये अच्छा, ये खड़ा आती रहेगी आवाज। अच्छा फैजाने मोहम्मद निकाले। अच्छा अच्छा सबसे पहले कुछ अशआर सुनाऊंगा, नाज शरीफ के अशआर हैं। नाज शरीफ पढ़ना भी इबादत है, सुनना भी इबादत है। 25 हसन बिन साबित रजी अल्लाह ताला अन्हु शायर रसूल थे और मिंबर रसूल से मस्जिद नबी शरीफ से अशआर सुनाते थे, मगर उसकी शरायत है कोई औरत ना पढ़े, उसमें म्यूजिक ना हो, शिर्क की बदबू ना हो उसके अंदर। तो मेरे प्यारे शेख की नाज शरीफ के अशआर हैं जो आप हजरात ने सुने हुए भी हैं। ये सुबह मदीना ये शाम मदीना, उसके बाद कुछ थोड़ी दीन की बातें कर दूंगा। ये सुबह मदीना ये शाम मदीना मुबारक तुझे ये कयाम मदीना, ये सुबह मदीना ये शाम मदीना मुबारक मुबारक तुझे ये कयाम मदीना। रिकॉर्ड कर सकते हैं, कैमरे से हम लोग तस्वीरें नहीं खिंचवाते और मूवी भी नहीं बनवाते, मेरे शेख भी नहीं तस्वीरें खिंचवाते थे, इसलिए अगर किसी को शौक हो तो रिकॉर्ड कर सकते हैं। ये सुबह मदीना ये शाम मदीना मुबारक तुझे ये कयाम मदीना, भला जाने क्या जामो मीनाए आलम, भला जाने क्या जामो मीनाए आलम, तेरा कैफ ए खुश खराम मदीना, तेरा कैफ ए खुश खराम मदीना, मदीने की गलियों में हर एक कदम पर, मदीने की गलियों में हर एक कदम पर हो मद्दे नजर है तराम मदीना, हो मद्दे नजर है तराम मदीना। माशाल्लाह कह दीजिए, माशाल्लाह कहने से नजर ही लगती है। नाशरी तो सुनी भी आप हजरात ने, ये मेरे शेख की है, उनका अदना सा खादिम हाजिर हूँ। अजीब गरीब अशआर है माशाल्लाह, इससे बड़ा मजा आता है। मदीने शरीफ के नाम में इतना मजा है, तो जो उनकी सुन्नतों में चलेगा उसको कितना मजा आएगा, जो दाढ़ी रख लेगा, जो टखने खोल लेगा, जो लड़कियों से दोस्तियां छोड़ देगा, जो फेसबुक का अकाउंट डिलीट कर देगा, जो ईद की रात भी दाढ़ी रख के जाएगा, नाई की दुकान पे शेव नहीं करवाएगा। मैंने ईद की रात शेव करवा लेते, अभी माशाल्लाह 10 दिन शेव बढ़ जाती है ना, यहाँ मस्जिद में तो कोई शेव नहीं करवाता ना, कि भाई बुरा समझते हैं उसको, जाहिर सी बात है मस्जिद में हो क्यों दाढ़ी साफ करवाएं, तो फिर चांद रात को क्यों दाढ़ी साफ करवा देते हैं, इसका मतलब है गुनाह है, इसका मतलब इसलिए इसको इरादा कर लें, दिल नरम है, शैतान को जकड़ के फेंका हुआ है, नफ्स हमारा बिल्कुल मरियल टट्टू हो गई है। नफ्स जो है 27वीं शब तक तो बिल्कुल ही उसकी हवा निकल जाती है, भूखा रखा गया ना इसको, नफ्स जो है मोटा हो जाता है इसको, अगर ज्यादा बर्गर खिलाएं और पिज्जा खिलाएं, आइसक्रीम खिलाएं तो जरा मोटा हो जाता है। खाने पीने को जब मिलता है, मौला रूमी रहमतुल्लाह फरमाते हैं, उस वक्त बड़ी मस्तियां सोचती हैं। जो लोग लड़कियों के आशिक हैं, लड़कों के आशिक हैं, उनको अगर चंद दिन फाके करवाए जाएं, सारा हुसन नाक के रास्ते से निकल जाएगा। ये हुसन की मस्तियां, लड़कियों लड़कों का इश्क, ईद मिलन पार्टी होती है ईद के बाद, ईद रात के ये सब खानदान वाले जमा होते हैं, मर्द औरत मिक्स गैदरिंग हो रही है, शरी पर्दे कोई एहतमाम ही नहीं, उस वक्त एहतिकाफ में रोना, लैलतुल कद्र में जागना सब भूल जाते हैं। वही बता रहा हूँ इंशाल्लाह, ये मैंने सैंपल पेश किया है, ये मेरे बयान का सैंपल होगा। ठीक है, अब मदीने शरीफ का नाम का मजा लीजिए जरा, मजा सब लोग ले सकते हैं। अल्लाह ताला अत्ताइब हबीबुल्लाह, तौबा करने वाला भी अल्लाह का हबीब होता है, तौबा कर ले, मकतब तौबा ऐसी करे कि इरादा करे चांद रात को भी और ईद के दिन भी मैं फजर की नमाज जमात से पढ़ूंगा, इरादा करे। जिसका इरादा ही ना हो कि भाई चांद रात को भी मैं दाढ़ी शेव करवा लूंगा, अल्लाह ताला को पता है ये धोखा है अल्लाह ताला के साथ, ये नफालू व नस्तगफिरू है कि गुनाह भी करते रहो अस्तगफार भी करते रहो। अल्लाह ताला को दिलों के हाल जानते हैं, मेरा भी जानते हैं कि मैं अल्लाह के लिए बयान करने आया हूँ या बड़ी मस्जिद की वजह से, मैं तो छोटी मस्जिद समझ रहा था, मैं जहन में भी नहीं था कि यहाँ मैं पहले आ चुका हूँ, इनसे हजरत से मुलाकात हो चुकी है, मैं वहदत कॉलोनी वाली कोई और मस्जिद समझ रहा था जहाँ इन्होंने जो हाफिज कुरान इन्होंने खत्म करवाया आज, मुझे पता भी नहीं था। हमारे बुजुर्गान दीन अल्लाह के लिए बयान करते हैं, मजमे को देख के बयान नहीं करते। बहरहाल अल्लाह ताला मुझे भी इखलास अता फरमाए, दुआ फरमाइए, आप लोग एतिकाफ में बैठे हुए बहुत मुबारक है, अल्लाह के मेहमान है, इस फकीर को भी दुआओं में याद रखें जरूर, कमाल नाम है मेरा, अल्लाह ताला बाकमाल बना दें, बाकमाल लोग लाजवाब सर्विस भी आइएगी। मगर जब सफर करते हैं तो पता चलता है। अल्लाह ताला बहरहाल पाकिस्तान को खूब तरक्कियात से नवाजिश फरमाए। हमारे बुजुर्गान दीन ने पाकिस्तान से मोहब्बत की, ये इस्लामी मुमलिकत है, क्योंकि यहाँ पूरी दुनिया में इस वक्त इस्लाम का किला है, डंके की चोट पे दीन का काम हो रहा है, ऐसा पूरी दुनिया में कहीं काम नहीं हो रहा, किसी अरब ममालिक में नहीं हो रहा, क्योंकि मैं खुद सऊदी अरब में रह के आ चुका हूँ, यहाँ पे जो दीन का काम जबरदस्त हो रहा है हमें इससे फायदा उठाना चाहिए। जो अहलुल्लाह जो अल्लाह वाले हैं, जो तबलीगी जमातें काम कर रही हैं, उलमाए कराम इससे फायदा उठाएं और खूब दीन में आगे बढ़ें। किसी भी आप साइंसदान हो, इंजीनियर हो, डॉक्टर हो, किसी भी शोबे में चलाएं, दाढ़ी वाले तो हर जगह है ना, आपने देखे होंगे दाढ़ी वाले हैं, टखने खोलने वाले हैं, अच्छे अखलाक वाले हैं, हम भी बन जाएं, ऐसा क्या मुश्किल है। थोड़े बहुत लोग मजाक उड़ाएंगे, मजाक तो सहाबा कराम का भी उड़ाया गया, नबी सल्लल्लाहु अलैहि वसल्लम को मजनून और शायर कहा गया, मजाक तो उड़ाएंगे, तो हिम्मत करके उस मजाक को शेर पढ़ दें, ऐ देखने वालों मुझे हंस हंस के मत देखो, तुमको भी मोहब्बत कहीं मुस्ताना बना दे। किसकी मोहब्बत? अल्लाह की मोहब्बत, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत, सहाबा कराम की मोहब्बत। मजा आ रहा है इन बातों में, अमल करेंगे तो बहुत मजा आएगा। एक शख्स को लड्डू से बड़ा प्यार था, मेरे शेख की बातें हैं, आरिफ बिल्ला शेख उलम हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह, लड्डू से बल्ला हलवाई का लड्डू कह लें, राहत शीरी का लड्डू कह लें, कोई सा भी लड्डू, लड्डू तो लड्डू ही होता है ना, सबके मजे अलग अलग होते हैं, कोई 800 रुपए किलो होता है, कोई 400 रुपए किलो होता है। तो वो हर बात में, आपके अब्बू, आपका नाम क्या है बेटे? अब्दुलरहमान लड्डू। आपके अब्बू का नाम क्या है? अब्दुल रफीक, रफीक लड्डू। और आपके मामू का नाम क्या है? अहमद लड्डू। हर किसी का लड्डू लगा रहा है, तो जिसको अल्लाह से इश्क हो जाता है वो हर बात में अल्लाह अल्लाह लगाता है कि माशाल्लाह और अल्हम्दुलिल्लाह, सुभान अल्लाह। तो आप लोग भी कह दीजिए सुभान अल्लाह। हमारे हैदराबाद वालों में जब तक सुभान अल्लाह ना कहे उनको मजा नहीं आता, नारेबाजी में बड़े आगे आगे होते हैं। और इसी तरह मेरे शेख फरमाते हैं, लड़की आ जाए उस वक्त नारे तकबीर नस पे मारो, नारे तकबीर मैं नजर नहीं झुकाऊंगा, मैं नहीं देखूंगा, नहीं देखूंगा, नहीं देखूंगा, बस इंशाल्लाह पास हो जाएंगे। थोड़े दिल में गम आएगा, मगर इस गम से अल्लाह की मोहब्बत की खुशबू मिल जाएगी। इस गम से अल्लाह की मोहब्बत ही दिल चाहेगा, दिल तो चपका चाहता है, ऐसा नहीं कि दाढ़ी वाला हो गया तो बिल्कुल इसको कुछ हो गई नहीं, ये जो है खम्बा हो गया, हजरत वाला फरमाते थे दाढ़ी वाला खम्बा नहीं होता, मैलान उसको भी होता है। ख्वाजा अजीज हसन मजूब रहमतुल्लाह डिप्टी कलेक्टर थे, यानी उस वक्त के जमाने के, बहुत लंबा कुर्ता गोल टोपी पहनते थे। लोगों ने बोला आपके पास ये दर्द दिल, ये नूरानी चेहरा, ये दाढ़ी कैसे आई आपके पास? फरमाया थाना भवन एक बुजुर्ग हैं, हकीम उल उम्मत मुजद्दिद मिल्लत मौलाना शाह अशरफ अली साहब थानवी रहमतुल्लाह अलैह, उनके पास जाता हूं मैं, उनसे ही मुझे ये कुर्ता मिल गया, दाढ़ी मिल गई। वो फरमाते हैं कि उनको भी बहुत शहवत, यानी शहवत आसान उर्दू में बता रहा हूँ, बहुत तकाजे होते थे। उनका शेर है, बहुत गोवल वाले दिल के हमें मजबूर करते हैं, तेरी खातिर ये खूने आरज़ू मंजूर करते हैं। मतलब ये दिल चाह रहा है, तकाजा होगा शराब पीने का, तकाजा होगा गुनाह करने का, हाथों से जवानी बर्बाद करने का, फिल्म देखने का। और लड़कों के अक्सर मोबाइल में छुपाते हैं, खामा खाई छुपाने से फायदा नहीं, अल्लाह ताला जानते हैं, नंगी फिल्में भरी हुई हैं, ठीक है, गाने भरे हुए हैं, फेसबुक का अकाउंट खुला हुआ, यूट्यूब है, ठीक है, तो छुपाने का कोई फायदा नहीं, सबको मालूम है तस्वीरें हराम है, वीडियो हराम है, अल्लाह की नाफरमानी वाले हैं, किससे छुपा रहे हैं? अम्मी के लिए अलग कार्ड रखा हुआ है कार्ड, और अपने गर्लफ्रेंड से बात करने के लिए अलग सिम रखी हुई है। आज तो शुरू में बूस्टर वाला बयान शुरू हो गया, नाज शरीफ पूरी कर लेते हैं इंशाल्लाह, फिर बातें कर लेंगे। नाज शरीफ का मजा अलग होता है, मजा आता है ना मदीना शरीफ के नाम में। मुस्कुरा दीजिए भाई, कुछ लोग मुस्कुरा नहीं रहे। मुफ्ती आशिक लाही साहब रहमतुल्लाह उनके दोनों बेटों से भी मुलाकात है, वो फरमाते थे इज़ा हसई था फकत फसई दिया, जो हंस गया समझो फंस गया, हंसना वो गफलत में डालता है। इंशाल्लाह आप लोग भी फ्रेश हो जाएंगे, अभी इतनी इबादत की है, तहज्जुद अल्लाह के आगे रोए, तरावी पढ़ी, तो अपना अशार सुनेंगे, अल्लाह की मोहब्बत की बातें सुनेंगे, बशाशत आ जाएगी। अल्लाह ताला ये थोड़ी चाहते कि हम लोग बिल्कुल हर वक्त गुस्से में रहें, संजीदा रहें। हुजूर सल्लल्लाहु अलैहि वसल्लम मुस्कुराता हुआ चेहरा था, अभी हजरत इमाम साहब से मुलाकात हुई, इतनी खुशी हुई, बताइए एक पुरानी भी मुलाकात है, मुस्कुरा के मिले, मैं भी मुस्कुरा के मिला, मजा आ गया, सदका का सदका हो गया, सवाब का सवाब हो गया, दिल भी खुश हो गया, दिल भी मेरा खुल गया, खुल के बयान भी कर रहा हूँ। अगर कोई संजीदा रहे तो फिर मजा भी नहीं आता। अगर बताइए कोई, अगर आप घर कोई मेहमान आए, आइए आइए तशरीफ लाइए, माशाल्लाह माशाल्लाह। इस पर एक बात बताता हूँ, अखलाक की बात है। एक सबसे बुरा इंसान, बहुत बुरा इंसान था हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जमाने में, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने आयशा सिद्दीका रज़ी अल्लाह अन्हा से फरमाया ये कबीले का सबसे बुरा इंसान है, सबसे बुरा इंसान है। मगर जब वो करीब आया, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाया उसमें, आइए आइए, मरहबा मरहबा, आइए आइए, लाओ भाई कुछ चाय लाओ, कुछ खजूर लाओ, मतलब मफहूम बता रहा हूँ, उनका इस्तकबाल किया। फिर हमारी माँ आयशा सिद्दीका रज़ी अल्लाह अन्हा हमारी माँ है, हमारे आइडियल, आवर आइडियल इज फॉर आवर वुमेन, हमारी माँ और बहन और बेटी के लिए आइडियल हमारी हज़रत आयशा सिद्दीका रज़ी अल्लाह अन्हा है, हज़रत फातिमा रज़ी अल्लाह अन्हा है, ये नाचने वाली है नहीं है। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम हमारे आइडियल है नौजवानों के लिए, नौजवान सहाबा कराम आइडियल है, 17 साल सहाबी उन्होंने अपनी जवानी फिदा कर दी हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के ऊपर, तीर खाए सीने के ऊपर, और हम लोग आज जो है अपनी जवानी लड़कियों पर और लड़कों पर फिदा कर रहे हैं। तो बहरहाल बताइए कोई बुरा शख्स हो, हुजूर सल्लल्लाहु अलैहि वसल्लम इस्तकबाल कर रहे हैं उनके लिए, आइए आइए, मरहबा मरहबा, मुस्कुरा के मिल रहे हैं। तो हमारी माँ ने पूछा या रसूल अल्लाह ये तो कबीले का सबसे बुरा शख्स है, आपने इससे मुस्कुरा के क्यों मिला? फरमाया मैं बोइस तो भी मदारात नास, मैं इसलिए भेजा गया हूँ ताकि लोगों से मोहब्बत के साथ पेश आऊं। ये थे हमारे गाली गमनी वाले, ये गुम्बद खजरा वाले, और हमारा क्या हाल है, दाढ़ी हो गई, टोपी हो गई, बयान हो गया, घर के अंदर जब जाएंगे, मेरे शेख फरमाते थे नाज शरीफ सुना दूंगा, क्योंकि मदीना शरीफ वाला शेर आ रहा है, तो मदीने वाले की पहले कुछ बातें सुन लें, फिर झूमने में बड़ा मजा आएगा, झूम सकते हैं, ये साबित है हदीस शरीफ से। क्या बात बता रहा था, जल्दी बता। हाँ, हुजूर सल्लल्लाहु अलैहि वसल्लम, जब जो लोग बयान कर लिया अल्लाह वालों से ताल्लुक नहीं है, दीन की समझ नहीं है, जब घर जाते हैं बड़ी सी तस्बीह निकालेंगे 10,000 दाने वाली, दिखाएंगे अपनी बीवी को कि मैं भी जो हूँ बायजीद बुस्तामी से कम नहीं हूँ, शमसुद्दीन तबरीजी के आला मुकाम पे हूँ, एहतिकाफ में 10 दिन लगा के आया हूँ, बयान करके आया हूँ, हैदराबाद गया था, कराची से आया था, अपनी बेगम के पास जाएंगे, बहुत जबरदस्त मेरा बयान हूँ, इतना मजमा था, अब बेगम के पास जाएंगे, घर में दाखिल होंगे, जबकि सुन्नत तरीके कुछ और है, क्यों अल्लाह बेगम मेरे जूते उतारो, नाश्ता लाओ, ये कोई तरीका थोड़ी है। और जो दीन से दूर होंगे, आज बॉस से मेरी लड़ाई हो गई थी बेगम, बस आज मुझे कुछ दिल नहीं चाह रहा, बस मैं सो रहा हूँ, पंखा चलाओ, इसी चलाओ, मैं सो रहा हूँ। یہ سنت کے خلاف طریقہ ہے. حضور صلی اللہ علیہ وسلم ایک جہاد سے فارغ ہو رہے ہیں, دوسرے جہاد کی تیاری. عائشہ صدیقہ ہماری ماں رضی اللہ تعالی عنہ فرماتی ہیں کہ حضور صلی اللہ علیہ وسلم جب ادھر کیوں بیٹھتے ہیں, آپ کوئی امرت ہے کیا, قریب آ کے بیٹھیں, قریب جلتے ہوئے دل کے اپنا دل کر دیں, یہ آگ لگتی نہیں ہے لگائی جاتی ہے. الحمدللہ اتنے بڑے اللہ والے کے قریب رہا, ان کے ساتھ عمرے کی سعادت بھی نصیب ہوئی. بتا اس لیے دیتا ہوں تاکہ سننے والوں کا اعتماد بڑھ جاتا ہے, کیونکہ ورنہ بولیں گے کالی داڑھی والے آ گئے ہیں. داڑھی اگر کالی ہو مگر بزرگوں کی باتیں ہوں تو انشاءاللہ مزہ آ جائے گا, کوئی مسئلہ نہیں ہے. اصل تو بزرگی تقوی سے آتی ہے. اللہ تعالیٰ دعا فرمائیے, آپ لوگوں سے بھی دعا کی درخواست کرتا ہوں, صرف ظاہر بن گیا ہے, اس پہ شعر بھی سن لیجئے. باتیں بہت ساری آ رہی ہیں, اپنی محبت سے سن رہے ہیں آپ لوگ, پتہ نہیں آپ لوگ کیسے اخلاص سے سن رہے ہیں. ہوا ہرس والا دل بدل دے, میرا غفلت میں ڈوبا دل بدل دے. ماشاءاللہ بھی کہہ سکتے ہیں اور آمین بھی کہہ لیجئے. جس وقت چاہیں, جس وقت چاہیں اللہ دل بدل سکتے ہیں, جس وقت چاہیں. ابھی ارادہ فرمائے ہم سب کا دل بدل دیں گے اللہ تعالیٰ. حدیث شریف میں آتا ہے, مفہوم ہے اس کا, یعنی اللہ تعالیٰ ساتوں آسمانوں زمینوں کو, اتنے بڑے بڑے آسمانوں کو زمینوں کو تھاما ہوا ہے, چھوٹا سا دل پھیرنا کیا مشکل ہے, چھوٹا سا تو دل ہے. یہ اسی دل پہ جو ہے اللہ والے محنت کرتے ہیں, اسی دل پہ یہ یہودی نصرانی اور کافر گانے بجا کے دل کی باتیں کرتے ہیں, ہے نا, فلم کا نام ہی دل رکھ دیا لو بھائی, تاکہ یہ دل دیکھیں گے ان کا دل پاگل ہو جائے گا لڑکی کے چکر میں. کیا لو اسٹوری ہوتی ہے اور کیا ہوتی ہے, اور بس ان کا ایمان تباہ ہو جائے گا اور یہ لوگ بس اسی کے چکر میں پڑے رہیں گے, اللہ اور رسول کو بھول جائیں گے. ہوتا ہے کہ نہیں ہوتا بتائیے. کیا فلم دیکھتے وقت, ننگی فلمیں دیکھتے وقت کھل کے, میرے شیخ فرماتے ہیں آج کھل کے گناہ ہو رہے ہیں. اگر کوئی جب قربے, حدیث شریف میں آتا ہے کہ ایک وقت ایسا آئے گا ننگی عورتیں لباس پہنی ہوں گی مگر ننگی ہوں گی. اور مولانا یوسف لدھیانی شہید رحمۃ اللہ کو آپ کے مسائل ان کا حل جو کتاب ہے, انہیں قیامت کی نشانیاں لکھی ہیں, اس میں انہوں نے ایک نشانی یہ بھی لکھی ہے کہ ایک وقت ایسا آئے گا کہ گھر گھر میں جو ہے زنا کی باتیں ہوں گی اور زنا کی حرکتیں ہوں گی. مفہوم بتا رہا ہوں, کوئی سوچ بھی نہیں سکتا تھا, ماڈرن سے ماڈرن کلفٹن ڈیفنس کے لوگ بھی نہیں سوچ سکتے تھے کہ ایسا ہوگا, مگر اب ہو رہا ہے کہ نہیں. موبائل میں آ گیا سب کچھ, چھوٹے چھوٹے بچے ہیں, 10 روپے کی ننگی فلم ڈلوائی اور دیکھ رہے ہیں چھوٹے بچے. دیندار گھرانے تباہ ہو رہے ہیں میرے پاس, میرے شیخ کے پاس. اب میرے شیخ ہیں حضرت شاہ فیروز عبداللہ میمن صاحب دامن رکاتم عالیہ, جو عارف باللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب کی کاپی ہیں. چہرہ بھی ویسے ہی ہے, عمل بھی ویسے ہی ہے ماشاء اللہ. صرف چہرے ہونے سے کچھ نہیں ہوتا, عمل بھی ویسے ہی ہے. عورتوں سے ویسے ہی سخت احتیاط, ویسے ہی اچھے اخلاق, لڑکوں سے احتیاط, اور ویسے ہی ماشاء اللہ ہنسا ہنسا کے دین پھیلا رہے ہیں ماشاء اللہ, اور لوگوں سے ان سے جوڑ رہے ہیں. اللہ تعالیٰ ایسے بزرگوں کا سایہ قائم رکھے جو ہمیں اللہ سے جوڑتے ہیں. ہو سکتا ہے اس بیان پہ کسی کو اعتراض ہو, اعتراض کا کوئی فائدہ نہیں, حق باتیں سن لیجیے. کیونکہ حضرت فرماتے ہیں جس چڑیا کا شکار کرنا ہو اس سے ایک بھی بولی بولیں تو بتائیے. جب ایسے اپنے ہی ہمارے اپنے بھائی بیٹھے ہوئے ہیں اسی لینگویج میں بولنا پڑ رہا ہے تاکہ سمجھ میں آ جائے گی. زیادہ اگر عالمانہ بیان ہوگا تو شاید سمجھ میں بھی نہ آئے. صرف مقصد یہ ہے کہ بات دل میں اتر جائے اور ہم لوگ کم از کم ان گناہوں کو چھوڑ دیں. میرے شیخ آج کل فرما رہے ہیں جس گناہ کو فلم دیکھنے کو ہم گناہ سمجھتے ہیں, ہاں بتا ہاں تو ملائیے بھائی, ہے نا, فلم دیکھنے کو گناہ سمجھتے ہیں نا, عید کی رات کیوں دیکھتے ہیں بھائی, اس کو تو چھوڑ دیں, ارادہ اعتکاف میں تو کر لیں. گانے سننے کو گناہ سمجھتے ہیں, سب سمجھتے ہیں, آپ بھی سمجھتے ہیں, میں بھی سمجھتا ہوں, ایسی بات نہیں کہ میں نہیں سمجھتا, یہ بات میرے لیے بھی ہے. سب سے میرے شیخ فرماتے تھے کہ یہ آپ ٹیک لگا کے بیٹھے ہوئے, بوڑھے بوڑھے لوگ یہ دیکھیں اتنے عذر کے باوجود کیسے بیٹھے ہوئے ہیں. میرے شیخ فرماتے ہیں شیطان نوجوان آج کل ٹیک لگا رہے ہیں, باڈی بلڈنگ کرتے ہیں اور ٹیک لگا رہے ہیں. جب ٹیک لگائیں گے شیطان اوور ٹیک کر دے گا, کوئی مجبوری ہو تو الگ بات ہے, جب ٹیک لگائیں گے شیطان اوور ٹیک کر دے گا, سلا دے گا خراٹے مار کے, اور اتنی پیاری باتوں سے محروم کر دے گا. کتنی پیاری باتیں آپ لوگوں کو سنا رہا ہوں, اللہ تعالیٰ توفیق عطا فرما رہے ہیں. مانگ کے آئے ہوں حضرت والا کی جوتیوں کو صدقہ ہے, اللہ والوں کی نظر عنایت ہے. اللہ والوں کی نظروں میں اثر ہوتا ہے, بری نظر لگتی ہے مانتے کہ نہیں مانتے, اللہ والوں کی اچھی نظروں میں کیوں نہیں اثر ہوگا. العین الحق حدیث شریف میں آتا ہے, نظر حق ہے لگ جاتی ہے, کہ وہ چھوٹے بچے کو لگ جائے بخار چڑھ جاتا ہے اور بچہ سوکھا ہو جاتا ہے, بڑے بڑوں کو لگ جاتی ہے, ہے نا. تو میں عرض کر رہا تھا جو جن گناہوں کو ہم گناہ سمجھتے ہیں, سمجھتے ہیں بھائی, زنا کو سب گناہ سمجھتے ہیں تو فلم کیوں دیکھتے ہیں 3 گھنٹے کی, کیوں دیکھتے ہیں ڈرامہ ہم لوگ, اس میں زنا کی باتیں ہوتی ہیں. گانا زنا کا سٹارٹنگ پوائنٹ ہے, عورت کو دیکھنا زنا کا سٹارٹنگ پوائنٹ ہے. اس لیے حضور صلی اللہ علیہ وسلم فرمایا زنا العین النظر, زنا ہے آنکھوں کا نظر بازی, تاکہ امت خبردار ہو جائے کہ بھی دیکھو آج تو بالکل عام ہو گیا, یہ قرب قیامت ہے تاکہ امت خبردار ہو جائے کہ زنا کا زنا ہے آنکھوں کا نظر بازی جب عورتوں کو دیکھو گے تو زنا کے خیالات آئیں گے ایک شخص کافر تھا اس نے میرے شیخ سے شیخ العرب والنجم عارف باللہ مجدد زمانہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ سے پوچھا کہ کافر تھا بالکل کہ حضرت یہ اسلام نے زنا کو یہ گانے کو کیوں حرام کیا ہے تو میرے شیخ ماشاءاللہ عالم بھی تھے عارف بھی تھے کیا کیا نہیں تھے چلے گئے دنیا سے نورانی تھے سراپا اللہ ان کی قبر کو نور سے بھر دے کیا کام کر گئے بس بتا نہیں سکتا قیامت تک امت یاد کرے گی ان کو تو انہوں نے اس کافر نے پوچھا کہ وہ اس نے میرے شیخ کو پریسٹ کہا بولو ان کے پادری ہوتا ہے نا کرسچنز وغیرہ کیا تو یہ گانا کیوں حرام ہے اسلام کے اندر تو میرے شیخ نے ایک سوال پوچھا یہ بتاؤ جب گانا تم سنتے ہو تو زنا کے خیال آتے ہیں میں ہاں زنا کے خیال تو آتے ہیں اس لیے فرمایا اور ان کے ہم ہی کسی عورت سے زنا کرنا صحیح نہیں ہے تو فرمایا جب زنا کے خیال آتے ہیں اس لیے گانا حرام ہے اس لیے حضور صلی اللہ علیہ وسلم فرمایا گانا زنا کا منتر ہے تو میوزک از ناٹ روح کی غذا قرآن شریف کی تلاوت اللہ کا ذکر از روح کی غذا انگلش اینڈ اردو مکس چل رہا ہے سندھی بھی مکس چل سکتی ہے تنجو نالو چھا آہے سٹھو آہے اتنی مجھے آتی ہے اور یہ سب زبانیں اللہ کی نشانیاں ہیں ہمارے ساتھ سندھی دوست بھی آئے نظامانی گاؤں سے آئے ایک ابھی ٹنڈو حیدر سے آئے ہوئے تھے سندھی ہو یا پنجابی ہو اللہ کے نزدیک عزت والا وہ ہے جو تقویٰ سے رہتا ہے یہ وجعلناکم شعوبا وقبائل لتعارفوا قبیلے اور یہ سب جو بنائے گئے ہیں یہ زبانیں جو بنائی گئی ہیں تعارف کے لیے زبانیں اللہ کی نشانی ہیں اختلاف السنتکم والوانکم زبانیں اور رنگ کوئی کالا ہے کوئی گورا ہے یہ اللہ کی نشانیاں ہیں اللہ کے نزدیک عزت والا وہ ہے ان اکرمکم عند اللہ اتقاکم جو اللہ سے جتنا ڈرتا ہے تنہائی میں بھی گناہ سے بچتا ہے گھر والوں کے ساتھ بھی اچھے اخلاق سے رہتا ہے بہت ساری باتیں بیچ میں چلی گئیں ناشری سنا دیتا ہوں مدینہ شریف کا ذکر آ رہا ہے تو مزہ آنا چاہیے مسلمان کو جھوم جانا چاہیے مولانا منصور ناصر صاحب تھے دامت برکاتہم بنوئی ٹاؤن کے شاگرد علامہ بنوئی رحمۃ اللہ کے شاگرد اب وہ افریقہ میں چلے گئے وہ فرماتے ہیں جب نعت شریف پڑھی جائے تو مسکراتے ہوئے پڑھو اور جھومتے ہوئے پڑھو اتنے بڑے شیخ الحدیث ہیں کیوں جھومتے ہوئے صحابہ کرام بھی جھومتے تھے جب حفظ کرتے تھے نا عزت سماؤں شفقت عزت سماؤں شفقت اس طرح ہلتے تھے یہ ثابت ہو گیا اور فضائل اعمال جو ہم لوگ تبلیغی دوست پڑھتے ہیں ہمارے میں بھی پڑھتا ہوں میں نے بھی فضائل اعمال کی تبلیغ کرائی ہے فضائل رمضان سے اس میں لکھا ہے سبق المفردون سبقت لے گئے بولو بازی لے گئے بولو جو ذکر کرتے ہیں تو عاشقانہ ذکر کرتے ہیں یعنی جھوم جاتے ہیں اللہ کا ذکر عاشقانہ کرتے ہیں تو اب مدینہ شریف کا نام آ رہا ہے حضور صلی اللہ علیہ وسلم کے شہر کا ذکر ہو رہا ہے حضور صلی اللہ علیہ وسلم جہاں پہ آرام فرمائے ہر مسلمان کے دل میں اس کی محبت ہے نا بہت زیادہ ہے ہر مسلمان کے دل میں ہے ماشاءاللہ جبھی تو مسجد میں بیٹھے ہیں جبھی تو ہم عبادت کر رہے ہیں اعتکاف میں آئے ہوئے کوئی چوٹ لگی ہوئی ہے دل ازل سے تھا کوئی آج کا شہدائی ہے تھی جو ایک چوٹ پرانی وہ ابھر آئی ہے محبت کی چوٹ لگی ہے محبت محبت تو کہتے ہیں لیکن محبت نہیں جس میں شدت نہیں ہے حضرت والا عجیب سراپا محبت ہے میرے شیخ تو حضور صلی اللہ علیہ وسلم جہاں آرام فرما ہے نا ان سے جو مٹی ٹچ ہو رہی ہے صرف مٹی کا رتبہ دیکھیے گا حضور صلی اللہ علیہ وسلم قبر آرام فرما ہے اور زندہ ہیں اہل سنت والجماعت کا عقیدہ ہے کہ حضور صلی اللہ علیہ وسلم اپنی قبر مبارک میں حیات ہیں اور زندہ ہیں جب جالی مبارک کے سامنے الصلاۃ والسلام علیک یا رسول اللہ پڑھتے ہیں تو حضور صلی اللہ علیہ وسلم جواب بھی دیتے ہیں سبحان اللہ مگر میرے دوستوں میرے عزیز دوستوں مولا فقیر محمد صاحب بہت بڑے اللہ والے اللہ والوں کو کشف ہوتا ہے حضرت تھانوی رحمۃ اللہ خلیفہ تھے انہوں نے میرے شیخ سے فرمایا کہ جو لوگ شیف کر کے جاتے ہیں روزہ مبارک کے سامنے نام شیر محمد ہے مگر شیف کر کے جا رہے ہیں سنگل کوٹ ڈبل کوٹ کھوٹی اکھاڑ کوٹ بال ہو گئے فارغ البال اور شیر بننا چاہیے تو شیر نہیں بن گئے بہرحال تو جا رہے ہیں حقیر نہیں سمجھنا داڑھی میرے ایک شخص تھا داڑھی نہیں تھی حضرت والا کے پاس آیا وہ مایوس تھا کہ حضرت کلین شیف تھا حضرت میں نے فرمایا مایوس ہونے کی ضرورت نہیں ہے کھیت تو ہے کھیتی بھی آ جائے گی کھیت تو ہے نا بھائی کھیتی نکل آتی ہے ہم اس کو صاف کر دیتے ہیں اور جو لوگ 40 کراس کر گئے 50 کراس کر گئے 60 کراس کر گئے میرے شیخ فرماتے ہیں اب کھیتی پک گئی ہے بھائی ہاں اب کاٹنے کا وقت آئی ہے جلدی تیاری کر لو کما لو میری جہاں کمانے کے دن ہیں سفید داڑھی ہو گئی سفید بال آنا شروع ہو گئے حضرت ابراہیم علیہ السلام کا پہلے بال سفید ہوا تھا اور یہ مومن کا وقار ہے ہم جوانوں کو چاہیے سفید داڑھی والوں کا ادب کریں علماء کا ادب کریں چھوٹوں پہ شفقت کریں تو مدینہ شریف کا ذکر آ رہا ہے تو حضور صلی اللہ علیہ وسلم کے مبارک جسم سے کیسا پیارا نرم نرم جسم کیسے نرم نرم ہاتھ تھے حضور صلی اللہ علیہ وسلم और कैसी जुल्फें थीं और कैसा नूरानी चेहरा, जिनको ख्वाब में ज़ियारत हुई उन्होंने बताया मेरे दादा शेख इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। हज़रत शाह अब्दुल गनी फुलपुरी रहमतुल्लाह अलैह को 12 मर्तबा हुजूर सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत हुई, 12 मर्तबा, माशाल्लाह माशाल्लाह कह दीजिए। और ज़ियारत हो सकती है, इसके बाकायदा दलील है, आप उलमा से ले लीजिएगा, इमाम साहब दामरकातुम आलिया से ले लीजिएगा। शैतान जो है हुजूर सल्लल्लाहु अलैहि वसल्लम की शक्ल में नहीं आ सकता। तो जिसने हुजूर सल्लल्लाहु अलैहि वसल्लम को ख्वाब में देखा उसने हुजूर सल्लल्लाहु अलैहि वसल्लम ही को देखा, इसलिए इसमें शक नहीं करना चाहिए किसी को। मगर जिसके दिल जिसके ख्वाब में आ गए अब उसको और ज्यादा एहतियात शुरू कर देनी चाहिए कि ख्वाब में आ गए हैं, अब मुझे सुन्नत पे चलना है, अब मुझे गानों से तौबा करनी है, अब सच्ची तौबा करनी है। इसका मतलब ये नहीं कि हम जन्नती हो जाएंगे, असल है इत्तेबा जागने वाली। अबू जहल भी तो देखता था हुजूर सल्लल्लाहु अलैहि वसल्लम को, देखता था कि नहीं, खुली आंखों से देखता था, मगर खबीस इंसान क्या बोलता था, ऐसा बोला भी नहीं जाता, ऐसा चेहरा मैंने आज तक जिंदगी में खराब नहीं देखा, अबू जहल। और हज़रत अबू हुरैरा से तो हम क्या फरमाते हैं कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम चेहरे पे गोया सूरज चलता हुआ नजर आता था। तो दिल, इसका मतलब है दिल काला हो जाता है कि नहीं होता, बताइए। वही अबू जहल हुजूर सल्लल्लाहु अलैहि वसल्लम को देख रहा है और वही हज़रत अबू हुरैरा से तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम को देख रहा है। इसलिए मेरे शेख फरमाते थे अल्लाह वालों की मजलिस में बैठे या उनके गुलामों की, तो बदगुमानी से खाली करके तौबा करके बैठना चाहिए, तो इंशाल्लाह दिल में बात उतरेगी। नियाग्रा फॉल पूरी बह रही हो, आबशार है अमरीका के अंदर, गालिबन अमरीका में ये देखा नहीं है, अल्लाह ताला इंशाल्लाह इरादा है पूरी दुनिया में जाने का और हजरत वाला की बातें फैलाने का इंशाल्लाह ताला। अल्लाह ताला उम्र में बरकत अता फरमाए, अपनी रहमत से, माँ बाप की दुआओं से, अल्हम्दुलिल्लाह माँ बाप जिंदा हैं, वालदेन की दुआएं लेकर आता हूँ। भाई वालदा ने दुआ दी है, इस वक्त मदीना शरीफ में भी वालदा और मेरे वालिद साहब इस वक्त जद्दा में है, उन्होंने दुआएं देके भेजा है, मेरे शेख ने दुआएं देके भेजा है। जो बड़ों की दुआएं लेकर आएगा उसकी बातों में असर होगा। बहुत खुशी हुई आप माशाल्लाह आगे आ गए, और आप पुराने आप आगे नहीं आए, और मसला होता कोई सिविल इंजीनियर बन रहे हो, रमजान में दाढ़ी बढ़ा ली कोई मसला नहीं है, रमजानी मुसलमान बने तो सही, रमजानी ही चलो सही, इंशाल्लाह एक दिन जो है वो साल वाले भी बन जाएंगे। रमजान में कुछ ना कुछ तो चोट लगी भाई, माशाल्लाह शेप बढ़ी हुई आपकी, बड़ी हुई आपकी, बड़ी हुई है, कुछ है चोट है बाकी, मगर कोई गाइड करने वाला अगर मिल जाए ना पक्का जबरदस्त अल्लाह वाला, बस फिर वो आपको उंगली पकड़ के जन्नत में ले जाएगा। बज़ाहिर मुश्किल है जन्नत में जाना, मुश्किल है तकवा से जन्नत में जाना तो आसान है इंशाल्लाह, हम सब जाएंगे इंशाल्लाह ताला, शायद जो कलमे वाला सारे जन्नत में जाएंगे इंशाल्लाह ताला। अल्लाह ताला बस हमारा खात्मा ईमान पे फरमा दे, खात्मा ईमान पर हो जाए जन्नत में जाएंगे। मगर दुनिया में जो अल्लाह वालों को मजे आते हैं वो तो लेके जाए ना, दुनिया में क्यों भेजा गया अल्लाह ताला ने, अपनी मार्फत के लिए, पहचान के लिए। और एक बात और बता दूं, जो लोग रिक्शा चलाते हैं, ट्रक चलाते हैं, बिजनेसमैन हैं, इंजीनियर हैं, डॉक्टर हैं, जायज काम जो भी करते हैं हलाल रोजी, इन सबको कुछ नहीं छोड़ना, इसी दुनिया ही को दीन बना रहे हैं। दुनिया कोई अल्लाह वाला नहीं छोड़वाता है, कुछ नहीं, ना बर्गर छोड़ना है, ना पिज्जा छोड़ना है, ना LFC छोड़ना है, ना पेप्सी, ना 7 Up, ना जो है मीठा छोड़ना है। बोलते मौलवी मीठा बहुत खाता है, तो आप भी तो खाते हैं भाई, हम भी खाते हैं इंशाल्लाह ताला, मौलवी बना दे सच्चा बात, मौलवी जो मौला वाला। जब कोई मोहब्बत से सुनता है तो बड़ा मजा आता है, आप लोग मोहब्बत ऐसी चीज है बड़े बड़े के दिल नरम कर देती है। जो लोग बीवियों के पिटाई करते हैं जरा माफी मांग ले बीवियों से, मोहब्बत से पेश आए। मेरे शेख फरमाते हैं सोचो अल्लाह ने तुम्हें लैला दी है, बदस्ते मौला मिली है, ना माशाल्लाह हवाएं चल रही हैं, आज भी शबे कदर हो सकती है, शबे कदर अक्सर 27वीं को भी बहुत सी हैं, उलमाए कराम के रिवायत हैं। तो जैसा गुमान रखेंगे अल्लाह ताला, 27वीं हो नहीं हो अल्लाह मगफिरत फरमा दे, काम बेड़ा पार हो जाएगा। असल तो मगफिरत है, बस मगफिरत हो जाए, तौबा कबूल हो जाए, बस बेड़ा पार है। एक साहब है वो तस्वूर में, इसको शायद मदीना शरीफ कुछ लोग पहुंचे हुए, अभी नहीं पहुंचे, जब पढ़ूंगा फिर मदीना शरीफ चले जाइएगा, मुराकबा कर लीजिएगा, कोई मसला नहीं है। आंखों से मैं कशो, ये तो मैं कशी है, रिंदी नहीं, आंखों से तुमने पी नहीं, आंखों की तुमने पी नहीं, कुछ बातें आंखों से पी जाती हैं। एक नाबीना साहबी थे, नाबीना देख नहीं सकते थे, मगर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनको देख लिया तो साहबी हो गए ईमान की हालत में। साहबी आंखों के जरिए हुए, इसका मतलब है आंखों से कुछ बातें मिलती हैं। तो जो आंख जिना करेगी, उस्मान गनी रज़ी अल्लाह अन्हु की मजलिस में एक शख्स आया, तो हमारे सहाबा कराम भी ऐसे थे, अल्लाह वाले भी ऐसे होते हैं, वो बहुत प्यारे होते हैं अल्लाह वाले, सच्चे अमल वाले। तो हज़रत उस्मान गनी रज़ी अल्लाह अन्हु की मस्जिद में एक शख्स आया, फरमाया क्या हाल है ऐसी कौमों का जिनकी आंखों से जिना टपकता है। उस शख्स को नहीं कहा, फरमाया बस क्या हाल है ऐसी कौमों का जिनकी आंखों से जिना टपकता है। तो आज हमारी आंखों का क्या हाल है भाई, घरों में क्या चल रहा है। इसलिए मशवरा करें कि TV कैसे निकले, कैसे मैं फेसबुक से तौबा करूं, यूट्यूब से, और लड़कियों से कैसे तौबा करूं। हजरत हसीनों ने नाक में दम किया हुआ है मेरा, तो हजरत ने फरमाया तुमने उनकी दुम में क्यों नाक लगाई। बोलते ना हसीनों ने नाक में दम किया हुआ है तो तुमने उनकी दुम में क्यों नाक लगाई. हजरत माहौल ऐसा हो गया, ऐसे शक्ल बनाते हैं पकड़े हजरत, ऐसा माहौल है कि बस पता नहीं सकता, हर तरफ लड़कियां ही लड़कियां हैं. What should I do? मैं क्या करूं? इंग्लिश बहुत झाड़ते हैं. एक्चुअली इंग्लिश में मजा आता है ना. इंग्लिश मेरे शेख फरमाते हैं इंग्लिश सीखो मगर अंग्रेज मत बनो. आज हम अंग्रेज बनते हैं, स्पाइसी बाल चल रहे हैं, चड्डे पहन रहे हैं और पता नहीं क्या क्या हो रहा है. बहरहाल गुम्मद खिजरा वाले का जिक्र आ गया, कहां ये यहूदियों का जिक्र, गिलाजत वालों का जिक्र हम क्यों करें. अल्लाह ताला उनको हिदायत दे दे तो हमारे लिए तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम है जिनके ख्वाब में इतना मजा आता है, उनकी इत्तिबा करने में कितना मजा आएगा. मगर वही बात है, वही तो एक शख्स ने लिखा हजरत माहौल इतना खराब हो गया है, तो मेरे शेख ने पढ़ा माहौल पे पढ़ो लाहौल, तुम चल के दिखाओ. मेरे शेख हिम्मत दिलाते थे बकायदा, ऐसा शेराना मिजाज था माशाल्लाह, ऐसी हिम्मत मिलती थी लोगों को कि बस ताकत मिलती है अल्लाह वालों, क्योंकि वो जिंदगी अपनी खपा रहे होते हैं, जला रहे होते हैं, दिल जला रहे होते हैं अल्लाह की मोहब्बत में, उनको जो है हिम्मत मिल जाती है. बहुत से लोगों को मैंने मैसेज की इजाजत दी है, हर वक्त इनबॉक्स फुल रहता है और मैसेज पे कहां तक जवाब दे, ठक ठक ठक. और मैं जो कैमरे वाला मोबाइल नहीं रखता, मेरे शेख ने मना किया है क्योंकि बच्चे हैं. अब कैमरे वाला मोबाइल होगा, बच्चों ने एक दूसरे की तस्वीरें खींचनी, इसमें वीडियो गेम्स भी होते हैं, गेम्स वगैरह, अब वो ठक ठक करके जवाब देना मुश्किल भी होता है, इनबॉक्स फुल रहता है. अब कब तक इंसान जवाब दे, फोन कर लो भाई, पैकेज आ गए, कितने सारे पैकेज आ गए फोन करके. मगर ऐसे वक्त में, इस वक्त में फारिग हूं, फोन कर सकते हैं, मशवरा करके चलते रहे इंशाल्लाह ताला. मेरे शेख ने फरमाया जो मशवरा मांगे मोहब्बत से मशवरा दे दिया करो, ज्यादा इतराओ मत. अल्लाह का फजल होता है कोई मशवरा ले, कोई अपनी इज्जत को दांव पे लाके पूछ रहा है कि हजरत ने बदनज़री से कैसे बचूं, और तुम बोल रहे हो वक्त नहीं है, वक्त निकालना पड़ेगा. अल्लाह ताला इंशाल्लाह वक्त में बरकत देंगे इंशाल्लाह ताला. मदीना शरीफ का जिक्र हो रहा है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जिस्म से जो मट्टी लगती है, इमाम मालिक रहमतुल्लाह का फरमान है, वो बैतुल्लाह से भी अफजल है, लोह कुर्सी से भी अफजल है, अर्श से भी अफजल है. सिर्फ जो मट्टी टच हो रही है, कितना मजा आ रहा है ना, झूम रहे हैं साहब, यूं कर रहे हैं. तो जो हुजूर सल्लम में जिस्म कितना मजा हुआ होगा, उनके तो उनके उनके शहर का तस्करे में कितना मजा आएगा. अब मदीना शरीफ का मजा लीजिए, मैं भी मजा लूंगा, आप लोग भी मजा लीजिए और पढ़ भी सकते हैं. मदीना मदीना मदीना मदीना बड़ा लुत्फ देता है नाम मदीना, और माशाल्लाह भी कह दीजिए और सुबहानअल्लाह भी कह दीजिए, दरख लग जाएगा जन्नत में, बड़ा मजा आएगा, घोड़ा दौड़ता रहेगा. बड़ी जबरदस्त जन्नत अल्लाह ने हम सबके लिए बनाई हुई है. हुरें भी मिलेंगी, बड़ी बड़ी आंखों वाली नहरें होंगी, ऐसी जबरदस्त नहरें होंगी, सोचेंगे बटेर खाना है, सोचने पे ही आ जाएगा वो बटेर. और फिर अल्लाह ताला का दीदार होगा, जन्नत में सबसे बड़ी दौलत अल्लाह ताला का दीदार होगा. यहाँ आंखें बनाई जा रही हैं, यहाँ आंखें बनाई जा रही हैं, इंशाल्लाह जन्नत में अल्लाह ताला हमें अपना दीदार कराएंगे. यहाँ हम लोग देख नहीं सकते अल्लाह ताला को, क्योंकि हमारी आंखें इस काबिल ही नहीं है, जन्नत में देखेंगे वहां. और जन्नत पता है कि इसके लिए बनाई गई है, नेक बंदों के लिए. तो हम नेक बन जाएं भाई, क्या मसला है, हिम्मत करें, तौबा कर लेंगे, नेक बन जाएंगे. कोई इतना लंबे चौड़े वजीफे पढ़ने की जरूरत नहीं है. हजरत वाला दीन को बड़ा आसान करके पेश करते थे, फर्ज अदा कर लें, वाजिब सुन्नत मौकेदा अदा कर लें, गुनाहों से बचें, सुन्नत पे चलें, लोगों के ताने सहलें और उनको ये शेर पढ़ दें, ए देखने वालों, बल्कि ये शेर पढ़ दें, मुझे हंस हंस के मत देखो, मैं एक टूटा हुआ दिल हूँ. ये बड़ा अच्छा शेर है मेरे शेख सानी हजरत मीर साहब रहमतुल्लाह के, मुझे हंस हंस के मत देखो कि तुम मौलवी हो गए तो तुम्हें रोटी कहां से मिलेगी. अल्लाह का वादा है ऐसी जगह से रिज देगा जहां से गुमान भी नहीं होगा इंशाअल्लाह ताला. अब मदीना शरीफ का मजा लीजिए, लेंगे ना आप लोग इंशाअल्लाह. मजा आ रहा है, नींद उड़ गई या और मजे की बातें सुनाऊं. अल्लाह के नाम में बड़ा मजा है. अल्लाह अल्लाह कहड़ो सुठो नालो आए, सुन लीजिए सिंधी भी सुन लीजिए, अल्लाह अल्लाह कहड़ो सुठो नालो आए, आशिको जा मीना आए जाम आए. सही है ना सिंधी साहब, सब जबाने अल्लाह की निशानी है. हाउ बिलव इज द नेम ऑफ अल्लाह सुभाना व तआला. मदीना मदीना मदीना मदीना मदीना मदीना मदीना मदीना बड़ा लुत्फ देता है नामे मदीना, बड़ा लुत्फ देता है नामे मदीना. अल्लाह के लिए अल्लाह दोबारा अर्ज करता हूँ, भीख मांगता हूँ, हाथ जोड़ता हूँ, कोई तस्वीर ना खींचे प्लीज प्लीज प्लीज. लड़कियां भी ऐसी बोलती हैं अपने गर्ल बॉयफ्रेंड से, प्लीज प्लीज. क्या फायदा, कितनी लड़कियों को फंसा लेंगे, पाकिस्तानी लड़कियों को क्यों परेशान करते हो भाई, वो उनको इज्जत उनकी समझ ले, औरत घर में रहे तो अच्छा रहता है ना. मेरे शेख अजीब मिसाल देते थे कि बताइए कीमा लेते हैं कीमा, मैंने भी हैदराबाद 6 नंबर से कीमा लिया, मोटरसाइकिल उस वक्त चलाता था, अभी भी चलाता हूँ, ऐसा कि मोटरसाइकिल नहीं चला सकते हैं। मोटरसाइकिल में कैसे नजर बचाएं इसका तरीका भी मेरे शेख ने बताया। जहाज चलाते हुए कैसे नजर बचाएं, जहाज में जहाज भी उड़ा सकते हैं, पायलट भी तो अल्लाह वाले बन सकते हैं कि नहीं बन सकते। ट्रक चलाते हुए कैसे नजर बचाएं, सब तरीका बताया। देखिए कितनी सारी बातें आ रही है, माशाल्लाह। मदीने शरीफ की बरकत है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के नाम की बरकत है, बहुत प्यारा नाम है अल्लाह ताला का। मजा आ रहा है कि नहीं आ रहा? अल्लाह ताला का वादा है जो नेक बन जाएगा मर्द या औरत, अल्लाह ताला उसको जरूर भी जरूर 100% बल्कि 1,00,000% उसको मजेदार जिंदगी अता फरमाएंगे। दिल में मजा आता है, ये दिल में ये महसूस होता है दिल में बकायदा। कुछ ना पूछो कबाब की लज्जत, हजरत वाला का शेर है, कुछ ना पूछो कबाब की लज्जत ऐसे जैसे शबाब की लज्जत, चढ़ती जवानी। और इस पे शाहिन इकबाल असद साहब का अजीब शेर है, जो चढ़ती जवानी में अच्छा लगा, बुढ़ापे में देखा तो धचका लगा, बुढ़ापे में देखा तो धचका लगा, नहीं देखता कोई गाहक उसे, जो मोटर का मॉडल पुराना लगा। वो जो लड़की है 16 साल की, वो नानी अम्मा बनने वाली है कि नहीं? मेरे शेख फरमाते थे हसीनों से अगर हम बच जाएं, मौला रूमी रहमत फरमाते हैं, गर्ज सूरत बुख जरी है दोस्ता, गुल सितानस गुल सितानस गुल सितान, तुम सूरत परस्ती से बाज आ जाओ लड़कियों को देखने से, लड़कों को देखने से, तो इंशाल्लाह दिल में अल्लाह के कुर्ब के मजे ही मजे पाओगे, मजे मिलेंगे। ठेले वाला भी यही कहता है कि आपके शेख का मजमून अजीब है, वाकई जी तो ऐसा जैसे ऊंट उठा लेना, जा सकते हैं, इजाजत देने की जरूरत नहीं है, यूं भी कुछ इजाजत लेते हैं कुछ यूं भी लेते हैं, इमरजेंसी वीजा आ सकता है भाई, मुझे भी आ सकता है। हाँ और क्या, एक क्या बातें याद आ रही हैं, पेशाब पर एक बात याद आ गई, क्या हुजूर सल्लल्लाहु अलैहि वसल्लम क्या प्यारे थे भाई, क्या प्यारे थे। ये हजरत की भी बरकत है इतनी मोहब्बत से मिले, और मेरे शेख की बरकत है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के शहर का तस्किरा है। एक शख्स आया मस्जिद नबी शरीफ में पेशाब करने लगा, कितनी प्यारी बात है, इसे हमें सबक लेना चाहिए, अपने घर वालों पर रहमदिली करनी चाहिए, क्यों तलाक की धमकियां देते हैं, अपना चौतराहट झाड़ते हैं, अल्लाह की बंदी है कि पेशाब करने लगा मस्जिद नबी शरीफ में, बताइए यहाँ कोई पेशाब करने लगे हम सब डंडे लेके दौड़ा देंगे। तो सारे सहाबे कराम आशिक थे माशाल्लाह, सब लोग दौड़े भाई, अरे वो पेशाब कर रहे हैं, वो शख्स पेशाब कर रहा है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम, नहीं नहीं भाई छोड़ दो उसको पेशाब करने दो, यहाँ पेशाब करने दो, इसको पेशाब करने दो, मस्जिद में पेशाब करने दो, हुजूर सल्लल्लाहु अलैहि वसल्लम हलीम, क्या जिनकी वजह से कायनात बनाई गई, पेशाब करने दो उसको। और उसके बाद जब उसने पेशाब कर लिया तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनसे फरमाया कि देखो भाई मस्जिद में पेशाब नहीं करते, और उनको समझा दिया। फिर सहाबा किराम से अर्ज किया अगर तुम इसको भगा देते हो पूरी मस्जिद में पेशाब जो है वो हो जाता, सिर्फ एक जगह पे हुआ तो उसको पाक करना आसान है। इससे अंग्रेज मुअर्रिख लिखता है, अंग्रेज भी हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जो है वो तारीफें लिखते हैं, और हम लोग कलमा पढ़े हुए मस्जिद में आने वाले एतिकाफ में बैठने वाले बयान करने वाले माशाल्लाह बयान अल्लाह वक्त लगाने वाले, और फिर भी हुजूर सल्लल्लाहु अलैहि वसल्लम के तरीके के खिलाफ चल रहे हैं, क्या बात है, क्या कमी थी क्या नाऊज़ बिल्लाह हुजूर सल्लल्लाहु अलैहि वसल्लम में, जो हम फ्रेंच कट रखते हैं और बड़े बड़े बाल रखते हैं, शॉर्ट स्लीव पहनते हैं, कम से कम जाहिर तो बना ले अपना। शुरू का वो शेर रह गया, मेरा जाहिर सवर जाए इलाही, मेरे बातिन की जुल्मत दूर कर दे, तेरा हो जाऊं इतनी आरज़ू है, बस इतनी है तमन्ना दिल बदल दे। अल्लाह ताला हम सबका दिल बदल दे अपनी रहमत से। माशाल्लाह मजे आ रहे हो, सुभान अल्लाह माशाल्लाह। अल्लाह ताला मुझे भी अमल वाला बना दे, अमल के वक्त हम लोग फेल हो जाते हैं, अल्लाह से दुआ कर लें, अल्लाह हमें अमल की तौफीक अता फरमाए। दुआ में तो कोई हर्ज नहीं है ना, दुआ तो कर सकते हैं, कुछ लोग दुआ ही नहीं मांगते। देखिए बेटी के रिश्ते के लिए दुआ मांग रहे हैं, कैंसर के लिए, पकड़िएगा अभी मदीना वाला शेर पढ़ना है इंशाल्लाह, बहुत सारी अच्छी अच्छी तर्जों में पढ़ के सुनाऊंगा, अल्लाह की अता है, इसमें अकड़ना नहीं चाहिए। मुफ्ती आजम पाकिस्तान मुफ्ती तकी इस्माइल साहब दारुल कातुम आलिया को आपको जानते होंगे, शेखुल इस्लाम है, उनके पीछे हमें जुम्मा पढ़ने की रमजान शरीफ में तौफीक हुई, वो एक बात अजीब फरमाने लगे शब कदर के हवाले से कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम मिंबर पे तशरीफ ले आए, जलवा अफरोज हो गए, सहाबे कराम भी थे, कि लोगों को बताऊंगा कि शबे कदर कौन सी तारीख को है, डेट बताने वाले थे कि 27 को है या 25 को है, मगर दो आदमी झगड़ रहे थे तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जहन से भुलवा दिया गया। उस पे हजरत मुफ्ती तकी उस्मानी साहब दारुल कातुम आलिया ने अजीब बात फरमाई कि कोई अपने इल्म पर नाज ना करे, कोई हाफिज अपने हाफिजे पे नाज ना करे, अपनी तकरीरों पे नाज ना करे, हुजूर सल्लल्लाहु अलैहि वसल्लम से भुलवा दी गई। उसमें भी हिकमतें थी, तो कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के दिमाग से अल्लाह ने भुलवाई, क्योंकि झगड़े बड़े खतरनाक होते हैं, इसलिए जो लोग झगड़ रहे हैं भाई भाई में लड़ाई है, अम्मी अबू में लड़ाई है, बियां बी में लड़ाई है, अल्लाह के लिए पैर पकड़ के माफी मांगने क्या हो जाएगा, मगफिरत हो जाए کینے والے کی شب قدر میں مغفرت نہیں ہوتی. اب بتائیے مغفرت مل جائے اچھا یا اللہ تعالیٰ ناراض ہو جائے. اس لیے معاف کر دیجئے, پیر پکڑ کے معافی مانگ لیں, جو اعتکاف میں بیٹھے ہیں فون کر کے معافی مانگ لیں, میرے امی ابو میں نے آپ کو بہت ستایا, بہت پریشان کیا ہوا ہے, اللہ کے لیے مجھے معاف کر دیجئے, میں انشاءاللہ اعتکاف کے بعد آؤں گا, آپ کے پیر پکڑوں گا, ٹوپی اتار کے رکھ دوں گا, امامہ آپ کے سر پہ پیر میں رکھ دوں گا, کہ بس آپ مجھے معاف کر دیجئے. جو لوگ اپنے امی ابو کو ستاتے ہیں, پیرنٹس کو ستاتے ہیں, والدین کو ستاتے ہیں, دنیا ہی میں ان کو عذاب آئے گا. صحابی کو عذاب آ رہا تھا تو وہ کیونکہ انہوں نے اپنی والدہ کو ستایا ہوا تھا, تو حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ بھائی ان کی والدہ سے بولو اپنے بیٹے کو معاف کر دیں, جیسے ہی معاف کیا تو پھر وہ ان کو عذاب ٹل گیا. تو کون ہے جو بولتا ہے کہ میں بخشا بخشا ہوں؟ صحابہ کرام کی تو حکم ہو رہا ہے کہ اللہ تعالیٰ ان سے راضی اور وہ اللہ سے راضی ہو گئے, تو ہم نے اپنے والدین کو ستایا. جو چلے گئے, جو لوگ بوڑھے ہو گئے ان کے والدین چلے گئے, پریشان نہ ہوں, اس کے لیے بہت آسان طریقہ ہے, کچھ صدقہ کر دیں, روزانہ قل ہو اللہ شریف پڑھ کے ان کو بخش دیا کریں, ان شاء اللہ تو آپ لوگ فرما برداروں میں لکھے جائیں گے. آپ دیجیے مدینہ شریف کا شعر پڑھ دیتا ہوں. ماشاء اللہ. مدینہ مدینہ مدینہ مدینہ بڑا لطف دیتا ہے نام مدینہ, بڑا لطف دیتا ہے نام مدینہ, نگاہوں میں سلطانیت ہیچ ہوگی. نگاہوں سے ساری بادشاہت نکل جائے گی, بڑی بڑی پوسٹیں نکل جائیں گی, سارے ڈالرز اور پاؤنڈ پومپوں کرتے ہوئے نکل جائیں گے, ریال نکل جائیں گے, جب اللہ کی محبت دل میں آئے گی, حضور صلی اللہ علیہ وسلم کا پیغام دل میں آئے گا. نگاہوں میں سلطانیت ہیچ ہوگی, جو پائے گا دل میں پیام مدینہ, جو پائے گا دل میں پیام مدینہ, مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ, بڑا لطف دیتا ہے نام مدینہ, بڑا لطف دیتا ہے نام مدینہ, سکون جہاں تم کہاں ڈھونڈتے ہو, سکون جہاں ہے نظام مدینہ, سکون جہاں تم کہاں ڈھونڈتے ہو, سکون جہاں تم کہاں ڈھونڈتے ہو, سکون جہاں تم کہاں ڈھونڈتے ہو, سکون جہاں ہے نظام مدینہ, سکون جہاں ہے نظام مدینہ, مدینہ مدینہ مدینہ مدینہ, بڑا لطف دیتا ہے نام مدینہ, بڑا لطف دیتا ہے نام مدینہ, مدینہ مدینہ مدینہ مدینہ, بڑا لطف دیتا ہے نام مدینہ. اور آخری شعر ہے, ہو آزاد اختر غم دو جہاں سے, جو ہو جائے دل سے غلام مدینہ, ہو آزاد اختر غم دو جہاں سے, ہو آزاد اختر غم دو جہاں سے, جو ہو جائے دل سے غلام مدینہ, غلام مدینہ غلام مدینہ غلام مدینہ. اللہ تعالیٰ ہم سب کو سچا غلام بنا دے, صرف نعت شریف والا نہ ہو, سچا غلام بنا دے, اتباع والا اپنی رحمت سے. یہ درد دل سے عرض کر رہا ہوں, اللہ تعالیٰ آواز اچھی عطا فرمائے, یہ دین کی اشاعت کے لیے استعمال کر رہا ہوں, صرف اس لیے نہیں کہ آواز اچھی ہے, اللہ تعالیٰ دل میں بات اتار دے اپنی رحمت سے. اگر ہم چاہتے ہیں, حدیث شریف میں آتا ہے, آخرت کے غم کو اپنا غم بنا لیں, اللہ تعالیٰ سارے غموں کے لیے کافی ہو جائیں گے. صرف یہ غم ہو کہ میں اللہ مجھ سے ناراض نہ ہو اور میں ایسا کوئی عمل نہ کر لوں کہ قیامت کے دن حضور صلی اللہ علیہ وسلم پکڑیے گا, آپ سوئے مت, جو سوتا ہے وہ کھوتا ہے. ایسی مجلس میں آپ سو رہے ہیں تو پھر کیا کرتے ہیں, بیوی کے پاس کیا کرتے ہیں, رات بھر سوتے رہتے ہیں. حضرت والا ہنسا دیتے تھے ایک دم, پہلے ڈانٹ لگاتے تھے, شوگر کوٹیڈ دین پیش کرتے تھے, پہلے کھچائی کرتے تھے پھر اسی وقت ہنسا بھی دیتے تھے تاکہ تھوڑا ٹھنڈا ہو جائے, ورنہ بےچارے پریشان ہو رہے تھے. پریشان ہونے کی ضرورت نہیں ہے. میرے شیخ فرماتے تھے اللہ والے ان کے غلاموں کی ڈانٹ میں بھی مزہ ہوتا ہے. وہ اللہ کی تعلق ہے ہمارا. اتنا قیمتی مضمون ہے آپ سو رہے ہیں اور بھلوا دیا, کیا بات تھی؟ یاد ہے کسی کو؟ سارے ہی مست ہونے ماشاء اللہ. اللہ تعالیٰ کی محبت کی مستی ہے بھائی. تو اپنی رحمت سے اللہ تعالیٰ ہمیں استقامت عطا فرمائے. ایک دعا مانگ لیں, یا مقلب القلوب ثبت قلبی علی دینک, اے دلوں کے پھیرنے والے ہمارے دل کو دین پہ استقامت عطا فرما. استقامت مطلب یہ نہیں کہ ایک دم بہت اونچے چلے آئیں گے, مطلب جتنا چل رہے ہیں کم از کم اتنا تو چلتے رہیں, پھر انشاءاللہ اتنا چلتے رہیں گے تو تھوڑا تھوڑا آگے بھی بڑھتے رہیں گے انشاءاللہ تعالیٰ. یوں تو دنیا میں تو اتنا چست ہے, ایکٹیو ہے اس دنیا کے اندر, بڑا چست ہے تم. یوں تو دنیا میں تو اتنا چست ہے لیکن دین میں کیوں اتنا سست ہے؟ تیری عقل دنیا میں کیا کر گئی لیکن ظالم دین میں کہاں مر گئی؟ کیمسٹری سمجھ میں آتی ہے, بایولوجی سمجھ میں آتی ہے, فزکس سمجھ میں آتی ہے, گلوکوز کا فارمولا سمجھ میں آتا ہے, داڑھی کا کیوں نہیں سمجھ میں آتا ہے؟ یہ موٹی سی بات کیوں نہیں سمجھ میں آتی؟ کوئی اسپیشل عقل لانی پڑے گی کیا داڑھی کے بارے میں؟ حضور صلی اللہ علیہ وسلم کی باتیں سادی جامع اور بہت پیاری باتیں ہوتی تھیں کہ داڑھیوں بڑھاؤ مجھے کترواؤ, بخاری شریف میں آتا ہے. اب کوئی اور حدیث شریف لانی پڑے گی کیا؟ اس میں کوئی مشکل بات ہے؟ خالف المشرکین, مشرکین کی مخالفت کرو, داڑھیوں کو بڑھاؤ, مونچھوں کو کترواؤ. ایک اور حدیث میں آتا ہے کہ ہمارے پیارے کندھی کندھی والے, گنبد خضرا والے جب حج یا عمرہ کرتے تھے, دوبارہ سو رہے ہیں, تو اپنی داڑھی کو مٹھی میں پکڑتے تھے اس طرح, ایسے پیارے تھے کہ حضور صلی اللہ علیہ وسلم داڑھی کو سیٹ کرنے کا طریقہ بھی بتا دیا. اپنے طریقے پہ سیٹ مت کریں کہ مشین چلوا لی, میں اچھا لگ رہا ہوں. کیسے اچھے لگو گے بھائی میرے؟ حضور صلی اللہ علیہ وسلم کے اتنے مبارک بالوں کو جو سجتے تھے اپنے گٹر لائن میں گرا کے کیسے اچھے لگ سکتے ہیں ہم لوگ؟ اس لیے سیٹ کرنے کا طریقہ بتا دیا. اور میں نے اپنے شیخ کو دیکھا جمعے داڑھی کی سیٹنگ کرتے تھے, اور کسی نائی کے پاس جانے کی ضرورت نہیں ہے, ورنہ نائی کیا کرے گا؟ نائی کو بولیں گے میں تو بیٹھا رہتا ہوں حضرت, میں کچھ نہیں کرتا. نائی کے پاس جا کے بھی میں مزے سے بیٹھا رہتا ہوں, وہ شیو کر دیتا ہے اور داڑھی پہ اس طرح چلا دیتا ہے وہ, اور داڑھی کم کر دیتا ہے. تو بتائیے, میرے شیخ فرماتے ہیں اگر وہ آپ کی ناک کاٹنے لگے کاٹنے دیں گے ہیں؟ تو پھر داڑھی کو آرام سے کاٹنے دیتے ہیں. اتنی آسان ہے, کینچی سب کے پاس ہوتی ہے. تو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں, یہ بھی بخاری شریف میں اور مسلم شریف میں بہت ساری روایتیں ہیں صحابہ کرام سے, جب داڑھی ایک مٹھی ہو جاتی تھی, دیکھیں طریقہ بتا رہا ہوں, پریکٹیکل بھی تو ہونا چاہیے کہ نہیں ہونا چاہیے. تو ایک مٹھی ہو جاتی تھی, ایک مٹھی یوں پکڑ کے ایک مٹھی زیادہ کاٹ دیتے تھے. ایک مٹھی سے کم کرنے کی میرے دوستوں بزرگوں گنجائش نہیں ہے. یہ عقلی داڑھی ہے, شرعی داڑھی نہیں ہے, یہ بھی کبیرہ گناہ ہے, اسے توبہ کر لیں بھائی. ایک مٹھی کر لیں, داڑھی سے اللہ کی محبت گاڑی ہو جاتی ہے, فرینڈ شپ مضبوط ہو جاتی ہے. اے اللہ میں نے بھی حضور صلی اللہ علیہ وسلم جیسا شکل بنا لی ہے, قیامت کے میرے پاس کوئی عمل نہیں ہوگا تو خواجہ صاحب کا یہ شعر پیش کر سکوں گا. تیرے محبوب کی یا رب شباہت لے کے آیا ہوں, یعنی حضور صلی اللہ علیہ وسلم کی ریزیمبلنس لے کر آیا ہوں. تیرے محبوب کی یا رب شباہت لے کے آیا ہوں, حقیقت اس کو تو کر دے میں صورت لے کے آیا ہوں. یا اللہ میرے پاس کوئی عمل نہیں تھا اور حضور صلی اللہ علیہ وسلم جیسی شکل لے کر آ گیا. تو حضور صلی اللہ علیہ وسلم جب داڑھی ایک مٹھی سے زیادہ ہو جاتی تھی کٹ, ایک مٹھی کے بعد کاٹ دیتے تھے. تو ادھر سے بھی ایک مٹھی سے, تینوں طرف سے ایک مٹھی رکھنا واجب ہے. ایک مٹھی زیادہ ہو جائے تین کر کے کاٹ دیجئے, ایک مٹھی زیادہ ہو جائے پھر کاٹ دیجئے. اس کے بعد تیل لگائیے, کوئی سا بھی شیمپو کر لیں. لائف بائے والوں سے میرا کوئی کمیشن نہیں ہے, پینٹین بھی کر سکتے ہیں, سنسل بھی کر سکتے ہیں, آپ کو جو پسند ہو, جو بھی کمپنی پسند ہو. اور تیل لگائیں اور اس میں شیمپو کریں, پھر اس میں برل کریم یہاں پہ لگائیں, برل کریم لگائیں, داڑھی اچھی رہے گی اور بیوی بھی خوش ہو جائے گی انشاءاللہ تعالی. اگر وہ ناراض ہوتی ہے تو اس سے بولے میں نے تمہیں دکھانے کے لیے داڑھی رکھی نہیں ہے, میں نے حضور صلی اللہ علیہ وسلم کو دکھانے کے لیے داڑھی رکھی ہے. انشاءاللہ تم کچھ دن صبر کر لو, جنت میں یہ تمہارا شوق پورا ہو جائے گا, کیونکہ جنت میں کسی کی داڑھی نہیں ہوگی. اس لیے جو چکنے بننے کی کوشش کرتے ہیں, بی بی سی سننے والوں بابا سے کی بھی سن لو, حضرت والا فرماتے تھے جو اپنے گالوں کو چکنا بنانے کا شوق پورا کرنا چاہتے ہیں تو جنت میں گال ہمارے بالکل چکنے ہوں گے. کسی نبی کے داڑھی نہیں ہوگی, کسی ولی کے داڑھی نہیں ہوگی. محبت سے سمجھا رہا ہوں, ماشاءاللہ کہہ دیجیے. دیکھیں حضرت میرے شیخ کتنی پیاری باتیں فرما دیتے ہیں, کتنی پیاری باتیں ہیں. اگر آپ کو کلین شیف کا شوق ہے تو جنت میں کسی نائی کی دکان بھی نہیں ہوگی, اور جنت میں بالکل گال چکنے ہوں گے ہمارے. 15-16 سال کا جیسے پٹھان کا نوجوان لڑکا ہوتا ہے نا ویسے, مگر وہاں پہ عمر ہماری 30-35 سال ہوگی, مگر آج کل کے 30-35 سال کے بال بھی سفید ہو جاتے ہیں. مگر جنت میں 30-35 سال عمر ہوگی, مگر ایسے ہوں گے جیسے کندھاری انار نچوڑا ہوا ہو, گال لال لال ہو رہے ہوں گے ہمروں کے, اور گال پر ایک بال بھی نہیں ہوگا, ہلکی ہلکی سی داڑھی نکلتی ہے ویسے ہوں گے. تو وہ شوق وہاں پورا ہو جائے گا. ابھی کیا ایڈوانس جنتی بننے کی کوشش کرتے ہیں ہم لوگ ہیں, ہمت کر لیجئے انشاءاللہ, ہمت سے سارے کام آسان ہو جائیں گے انشاءاللہ. لوگوں نے ہمت کی اور کچھ لوگ تو مارس پہ پہنچ گئے, اور کچھ لوگ یہاں سے لے کر مٹیاری بھی چلے گئے اپنی گرل فرینڈ کے لیے. تو ہمت کرنے سے داڑھی کا کیا مسئلہ ہے, 4 مہینے چھوڑ دیجئے, بڑھ جائے گی انشاءاللہ. ابو امی کچھ کہیں گے, امی ابو سے کہہ دیں میں آپ کا پیشاب پخانہ اٹھانے کے لیے تیار ہوں, خوب خدمت کروں گا, مگر میں داڑھی کو اس طرح نہیں جلا سکتا, کیونکہ حضور صلی اللہ علیہ وسلم ایک طرف کھڑے ہوئے ہیں, ان کا حکم ہے کہ داڑھی بڑھاؤ مجھے کترواؤ, اور ایک طرف ہمارے ماں باپ ہیں. تو اے نوجوانوں بتاؤ, کیا ہم ماں باپ کی مانیں گے یا حضور صلی اللہ علیہ وسلم کی مانیں گے؟ بتاؤ بتاؤ. سول انجینئر صاحب ابو کی نہیں مانی جائے گی اس میں, ابو بیٹھے ہیں داڑھی منڈا دو تو کیا ابو کہیں گے نعوذ باللہ زنا کر لو, زنا کر لیں گے. جیسے زنا کو حرام سمجھتے ہیں, داڑھی منڈانا بھی حرام ہے میرے دوستوں, اس کو ہمارا نہیں سمجھتے, یہ گناہ اتنا عام ہو گیا ہے, اس کو بیان کرنے کے لیے دل گردہ چاہیے, اور تھوڑا محبت بھی چاہیے, اور تھوڑا ہسانا بھی چاہیے تاکہ لوگوں کے دلوں میں بات اتر جائے. میرے شیخ فرماتے ہیں 10 کلو کی گندم ہو اور اس کو تھوڑا سا یوں کرو, اس میں جگہ نکل آتی ہے, اسی طرح جب ہنستے ہیں تھوڑی جگہ بن جاتی ہے, بات دل میں اتر جاتی ہے. بس اصل مقصد یہ ہے, اللہ تعالیٰ بات دل میں اتار دیتی رہے. بس یہ جو ایکٹنگ کر رہا ہوں, یہ جو نعت شریف سنا رہا ہوں, یہ جو ایکٹنگ ہی اللہ فضل فرماتے, جس کو اللہ تعالیٰ جو ہے اللہ والوں کی نقل پہ بھی پیار فرما دیتے ہیں, صرف نقل پہ ہی. دیکھیں موسیٰ علیہ السلام, وہ سب واقعات آپ کو یاد ہی ہیں, میں نعت شریف پوری کر لیتا ہوں, یہ پوری ہو گئی ہے, خطبہ بھی نہیں پڑھا, اور جو ہے بس اب بات ختم کرتا ہوں, کیونکہ آپ لوگوں کو سحری وغیرہ بھی کرنی ہوگی اور ہمیں بھی جانا ہے. اور یہ ہو رہا ہے, اچھا الحمدللہ لائیو بھی نشر ہو رہا ہے, اللہ کا شکر ہے سنا جاتا ہے الحمدللہ. اللہ تعالیٰ دکھاوے سے بچائے, اللہ تعالیٰ مجھے بھی اور سب کو دکھاوے سے بچائے. دکھاوا مگر اسے پریشان ہونے کی ضرورت نہیں ہے, شروع میں دکھاوا ہی ہوتا ہے, دکھاوے کی وجہ سے یہ نہیں کہ کوئی داڑھی, بہت سے لوگ بولتے ہیں تکبر آ جائے گا میں داڑھی نہیں رکھتا, تو بھائی نماز بھی چھوڑ دیجئے تکبر آ جائے گا, زکات حج بھی مت کریں, حج فرض ہو گیا تو حج تو کرنا پڑے گا نا, نماز تھوڑی چھوڑنی ہے, عمل نہیں چھوڑنا ہے. اللہ سے دعا کر لیں گے, یا اللہ بیان کیا اس میں دکھاوا آ گیا, مجھے لگ رہا ہے بلکہ لگ ہی رہا ہے دکھاوا آ گیا, آپ معاف کر دیجئے, ہم تو صرف نقل کر رہے تھے, کہ ہماری آپ نیتوں کو تو جانتے ہی ہیں, کہ ہم اس لیے نقل کر رہے تھے کہ شاید کوئی داڑھی رکھ لے ہمارا آنا قبول ہو جائے, کیونکہ آپ ان سے پوچھ لیجئے, پورے حیدرآباد میں کسی سے بھی پوچھ لیجئے, ایک پائی پیسہ نہیں لیتا, مجھے کوئی پیسوں کی ضرورت نہیں ہے, ہم لوگ پیسے لے کے بیان نہیں کرتے کہ 10,000 روپے دو گے تو میں نعت شریف سناؤں گا, کہ ہم اپنا خون جلاتے ہیں اللہ کے لیے, اور اللہ کے لیے آئے ہیں کراچی سے, اپنے خرچے پہ آئے ہیں, اپنے پیسے پہ آئے ہیں, اپنے افطاری کرتے ہیں ہم لوگ, اپنے خرچہ دیتے ہیں ہم لوگ, کسی سے پیسہ نہیں لیتے. میرے شیخ یہ بھی فرماتے تھے بیان کے بعد, پیسہ کھانا بھی مت کھاؤ, 7 اپ بھی مت پیو, برگر بھی کسی سے ہدیہ مت لو, جو لے لیا اس سے معافی مانگ لو, کیوں لیا تھا. گاڑی میں اگر کوئی برگر دینے لگے کہ آپ یہ برگر لے لیں, تو ان کو من محبت سے منع کر دو, آپ کی مہمان ہم نوازی ہم قبول کریں گے, مگر آپ ہمیں الگ سے کھانے کی دعوت دیجیے, انشاءاللہ بکرے چھترے حضم شریف ملا جیدہ قدم شریف مگر ہم ایسے نہیں الحمدللہ, یہ وہ لوگ ہوتے ہیں پیٹو لوگ بھی ہوتے ہیں کچھ لوگ. بہرحال میرے شیخ فرماتے ہیں آج چندہ لے کے دین کا کام کر رہے ہیں, کل یہ بھی نہیں رہیں گے, ان کی بھی قدر کر لیں, اور عالم عمل کرے یا نہ کرے ہمیں اس کا اکرام کرنا ہے, طالب علموں کا اکرام کرنا ہے, حافظوں کا اکرام کرنا ہے. داڑھی کا مسئلہ بتا دیا آپ حضرات کو, اللہ تعالیٰ رکھنے کی بھی توفیق دے دیں, ہمت کرنے کی دیر ہے, بس ہمت کر لیں کہ بس ایک مٹھی داڑھی رکھوں گا. اگر داڑھی کے رکھ لینے سے چہرہ بدنما لگتا, تو پھر داڑھی میرے سرکار کی سنت نہیں ہوتی. صلی اللہ علیہ وسلم. سبحان اللہ, کہتے ہیں بھلے ارادہ نہیں ہے, دل میں تو ارادہ کر ہی لیں, دل میں بہت سے لوگوں کے فرماتے ہیں, میرے شیخ فرماتے ہیں بہت سے لوگوں کے پوری وائرنگ ہوئی ہوئی ہوتی ہے, بڑی زبردست بات ہے, ساری وائرنگ ہوئی ہوئی ہے, دل میں داڑھی ہے, بس ایک ذرا ہمت کی دیر ہے, بس ایک हिम्मत कर लीजिए, इंशाल्लाह चेहरे पे भी निकल आएगी इंशाल्लाह। है माशाल्लाह सबके दिल में दाढ़ी है, जब ही तो बैठे में, जब ही तो मोहब्बत से देख रहे हैं, मोहब्बत से देखना दलील है। एक दिन मेरे एक एक शख्स, एक जिद्दू बंदर है, बहुत पागल है, जिद्दू बंदर है ना हैदराबाद का बड़ा मशहूर है पागलखाना। एक शख्स पागल को देख के हंस रहा था, तो वो भी इसका मतलब है वो भी पागल होने वाला है। मेरे शेख ने फरमाया जो अल्लाह वाले उनके गुलामों को, आलिमों को और सच्चे लोगों को, अल्लाह वालों को देख के मुस्कुराता है, खुश होता है, उनसे मोहब्बत बनने लगती है, तो इंशाल्लाह वो भी एक दिन वो भी अल्लाह वाला बन जाएगा। कोई तो बात है वो हंस रहा है, उसको मोहब्बत महसूस हो रही है, जन्नत की खुशबू आती है। हजरत वाला फरमाते थे जो जन्नत की तरफ जाएगा उसकी जिंदगी से जन्नत की खुशबू आएगी। आएगी क्यों नहीं आएगी भाई, दिल में अल्लाह ताला मजे अता फरमाते हैं, ये मजे कोई बयान नहीं कर सकता। चौसा आम का मजा कोई बयान कर सकता है कि वो गन्ने का होता है, गन्ने का मजा चौसा आम जैसा होता है क्या? गन्ने का मजा या शकर का मजा या कोई और फल ले लें आप, कोई सा भी, कोई स्टार फ्रूट या कोई, कौन कौन से फ्रूट होते हैं दुनिया के अंदर माशाल्लाह, सऊदी अरब में कैसे कैसे फ्रूट्स होते हैं, अमेरिका में कैसे कैसे फ्रूट, ये सब अल्लाह ताला ने हमारे लिए बनाए। इन्नत दुनिया खुलिकत लकुम, इस सारी दुनिया अल्लाह ताला हमारे लिए बना दी, चांद आसमान सूरज, खाओ खूब मसला नहीं, खाओ पियो मगर फजूल खर्ची मत करो। सिगरेट मत सुलगाओ, हमारी सग माने चूहा नहीं, सग माने कुत्ता, रेट माने चूहा, और उसमें धुएं निकल रहे गोल गोल, पता नहीं और कहां कहां से धुएं निकलते हैं। सिगरेट से तौबा कर लें, 10 दिन तौबा कर ली, बहुत से लोग इसमें भी चुलबुला थोड़ा होता है, एहतिकाफ में भी कुछ ना कुछ थोड़े मजे ले लेते हैं। सिगरेट से ये होता है कि मुंह में बदबू पैदा हो जाएगी, ठीक है, चर्च से भी ऐसे ही होता है, हीरोइन से भी, और जो भी लोग जो भी पीते हैं गुटखा वगैरह, उससे मुंह में बदबू हो जाती है, और बदबू वाले से रहमत के फरिश्ते दूर चले जाते हैं। आप बताइए, ये तो सबको पता ना, प्याज खा के लहसुन खा के मना है, क्योंकि बराबर वाले नमाजी को तकलीफ पहुंचेगी, फरिश्तों को तकलीफ होगी। इसी तरह सिगरेट जब पियेंगे तो फरिश्ते रहमत के दूर चले आएंगे। बताओ एक मुसलमान से रहमत के फरिश्ते मौत के वक्त दूर चले आए तो क्या होगा? इसलिए सिगरेट छोड़ देनी चाहिए, हिम्मत की देर है। ये नहीं कि पहले 10 पीते थे लंदन या जो भी है, मुझे तो अब याद भी नहीं रहे सिगरेट के नाम, भूल गया, क्योंकि नौजवान बताते रहते हैं सिगरेट छोड़ी है, बहरहाल तो वो पीते थे सिगरेट, जैसे 10 पीते थे, ठीक है, अब फिर 5 पीना शुरू कर दी, फिर 4 पीना शुरू कर दी, तो फिर एकदम से दोबारा 10 हो जाएंगी, एकदम छोड़नी है। कब्ज होंगे उसमें, थोड़ा लेट्रीन वगैरह में मसला होगा, उसकी जगह हम तुम खा लें गोगो पान मसाला, मगर इनसे मेरा कोई कमीशन नहीं है, बता रहा हूँ, डिंग डोंग चिंगम खा लें, और भी कोई चिंगम खा लें, दिल चाह रहा है सिगरेट पीने का कोई और चीज खा लीजिए। हलाल अल्लाह ने इतनी सारी नेमतें दी हैं, वो खा लीजिए, हलाल की खूब खाइए, हराम की एक ना खाइए। नाज शरीफ, अच्छा सुनिए सुनिए, आप नाज शरीफ का आपको दिन जा रहा है, مولايا صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم هو الحبيب الذي ترجى شفاعته هو الحبيب الذي ترجى هول من الأحوال مقتحم مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم ساري دنيا تڑپتی تھی بے چین تھی सारी दुनिया तड़पती थी बेचैन थी आप आए तो दुनिया सुकून पा गई सल्लल्लाहु अलैहि वसल्लम आप आए तो दुनिया सुकून पा गई आप तशरीफ लाए तो ऐसा लगा जैसे उजड़े चमन में बहार आ गई जैसे उजड़े चमन में बहार आ गई। हमारे हजरत वाला के पास नाज शरीफ भी पड़ी जाती है, मेरे शेख बहुत झूमते थे माशाल्लाह, ऐसे प्यारे होते हैं, यानी क्या बताऊं आपको, हुजूर सल्लल्लाहु अलैहि वसल्लम इतने प्यारे हैं, इतने प्यारे हैं, इतने प्यारे हैं, इतने प्यारे हैं कि जो उनकी चाल चलेगा, उनकी चलन चलेगा, वो भी प्यारा हो जाएगा। अब मेरे शेख का ये शेर सुनिए, पता चलेगा हमारे अकाबिर जो हमारे उलमा है कितने बड़े आशिक रसूल होते हैं। ये सुनिए, اڑے ہوا سے جو خاک مدینہ. مدینہ شریف کی جو مٹی اڑے گی, یہ ہوتے ہیں اللہ کے عاشق, میرے شیخ کا شعر ہے. اڑے گی ہوا سے جو خاک مدینہ, میں ایسے غباروں میں مستور ہوں گا. یہ چھپ جاؤں گا. حضور صلی اللہ علیہ وسلم, حضور صلی اللہ علیہ وسلم جب مدینہ شریف آتا تھا چادر مبارک اتار دیتے تھے. حضرت والا کو بھی دیکھا, ماشاءاللہ حضرت والا بھی ایسے کرتے تھے اور سواری تیز کر دیتے تھے, اور جو ہے تاکہ مدینہ شریف کی مٹی مجھے لگ جائے. ایسی پیاری مدینہ شریف. دیکھیے لوگ بولتے ہیں آپ لوگ نعت شریف نہیں پڑھتے, تو میں اپنے شیخ کی نعت شریف سنا رہا ہوں جو پوری دنیا کے علماء کے سردار, اولیاء اللہ کے سردار ہیں, ان کی بات بتا رہا ہوں. عارف باللہ شیخ العرب العجم حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ کی, یہ ان کا شعر ہے. اڑے گی ہوا سے جو خاک مدینہ, میں ایسے غباروں میں مستور ہوں گا. اب ایک اور شعر سن لیجئے, گنبد خضرا کی اس میں بات آئے گی. گنبد خضرا کی, وہ ہے سامنے سبز گنبد کا منظر, اسی میں تو آرام فرما ہے سرور صلی اللہ علیہ وسلم. یعنی گنبد خضرا کا نمبر سامنے منظر ہے اور اس کے بالکل نیچے ہمارے کالی کملی والے آرام فرما ہے, اور جب ہم یہاں سے درود شریف بھیجتے ہیں فرشتے لے کے جاتے ہیں, کمال نے درود بھیجا, احمد نے درود بھیجا, حضرت مولانا نے درود بھیجا, درود سلام لے کے جاتے ہیں باقاعدہ نام سے, حضور صلی اللہ علیہ وسلم خوش ہو جاتے ہیں ماشاءاللہ. تو بتائیے ان کو خوش کرنا اچھا ہے کہ نہیں. جامع صغیر کی روایت ہے جمعے کے دن امت کے اعمال پیش ہوتے ہیں. حضرت مولانا یونس پٹیل صاحب رحمۃ اللہ دیوبند سے ٹاپ کیا تھا, میرے شیخ کے خلیفہ تھے, ان کا انتقال مکہ شریف میں ہوا, یہ فقیر بھی وہاں حاضر تھا. اس وقت طواف کرنے کے بعد دعا مانگ رہے تھے, بڑے درد سے دعا مانگتے تھے, انگلش میں دین پھیلاتے تھے. ان کی سائٹ بھی ہے yunuspatel.co.za, جو انگلش میں دین سننا چاہتے ہیں ان کی درد دل کی باتیں سنیں. تو دعا مانگ رہے تھے, ہارٹ اٹیک ہوا, کرسی پہ بیٹھے وہیں طواف کے بعد اللہ کے پاس چلے گئے. شیخ شریم نے جنازہ پڑھایا, شیخ شریم ہے نا, اور جنت البقیع میں صحابہ کرام کے پڑوس میں دفن ہوئے. یہ تھے میرے شیخ کے پیارے خلیفہ ماشاء. وہ دعا کرتے تھے, ہاؤ بلوڈ از دا نیم آف اللہ سبحانہ و تعالیٰ, او اللہ ہم گندے ہیں پر تیرے بندے ہیں, کہاں جائے بندہ گنہ گار تیرا. اللہ والے اپنے آپ کو گنہ گار سمجھ رہے ہوتے ہیں اور ہم لوگ اپنے آپ کو نیک سمجھ رہے ہوتے ہیں. مزہ آ رہا ہے مگر کیا کریں, وقت جو ہے گزرتا ہے. ہو رہی ہے عمر مثل برف کم, رفتہ رفتہ دم بدم قدم قدم. نقل کر رہا ہوں, ایسے لوگ بڑی تقریر کرتے ہیں اسٹائل سے, مطلب یہ کہ عمر جو ہے ہماری کم ہو رہی ہے برف کی طرح. اب ایک واقعہ سن لیجیے, ہمارے تبلیغی بھائیوں کو بڑا مزہ آئے گا. فضائل اعمال لکھنے والے مولانا زکریا صاحب رحمۃ اللہ علیہ, وہ ٹرین میں جا رہے تھے, وہ زیادہ بیان نہیں فرماتے تھے, جو شیخ الحدیث ہے مولانا زکریا صاحب, ٹرین میں سفر ہو رہا تھا تو مفتی زین العابدین صاحب بھی بیٹھے ہوئے تشریف فرما تھے, ان کا نام سنا ہوگا آپ حضرات, بہت بڑے مفتی تھے. تو اچھا شیخ العدیز رحمۃ اللہ کی قبر بھی ماشاءاللہ جنت البقیع میں ہے مدینہ شریف میں, فضائل اعمال لکھنے والے. یہ ہمارے پیارے اکابر جو ہیں مدینہ شریف میں مدفون ہوتے ہیں ماشاءاللہ. مفتی عاشق الہی صاحب رحمۃ اللہ کی قبر بھی مدینہ شریف میں ہے ماشاءاللہ, صحابہ کرام کے برابر میں. تو شیخ العدیز مولانا زکریا صاحب رحمۃ اللہ آخر عمر میں بیان نہیں کرتے تھے, بستر پہ لیٹے ہوئے تھے. اللہ والے ضروری نہیں کہ بیان کریں ان کی خاموشی میں بھی, اس لیے حکم ہے سچوں کے ساتھ رہ پڑو. یہ جو مزے آ رہے ہیں نا, یہ میرا کوئی اس میں کمال نہیں ہے, بھلے نام میرا کمال ہے, میرا نام کمال ہے مگر میرا کمال نہیں ہے, حضرت والا کی نظر عنایت ہے. یہ فائدہ ہوتا ہے اللہ والوں کی صحبت کا, ورنہ بیان کر کے انسان پھول جاتا ہے. تو مولانا زکریا صاحب رحمۃ اللہ لیٹے ہوئے تھے, ان کے مریدین بھی ساتھ تھے. مولانا زکریا صاحب رحمۃ اللہ پیر بھی تھے اور مرید بھی تھے, یہ بتا دوں آپ کو. اس لیے تبلیغی دوستوں کو بھی چاہیے کسی اللہ والے کو تلاش کریں, اس میں لکھا ہوا ہے فضائل تبلیغ میں, کسی اللہ والے کو تلاش کرنے میں کوشش کر, اور جب وہ کہے, جب وہ مل جائے تو وہ کہے کھڑا ہو جا تو کھڑا ہو جا, جب وہ کہے بیٹھ جا تو بیٹھ جا, جب وہ کہے پیشہ کرنے کا تو پیشہ کر. لکھا ہے کہ نہیں لکھا, جو زیادہ وقت لگا چکے ہیں, سال لگا چکے ہیں, چار مہینے اس میں لکھا ہوا ہے. اور اس میں یہ بھی لکھا ہوا ہے اللہ والا کون ہوتا ہے, لکھا ہوا ہے جو سننا تو شریعت کو چلتا ہے, یہ اللہ والا ہے. ہوا پہ اڑنے والا اللہ والا ضروری نہیں ہے, करंट वाले बाबा अल्लाह वाले नहीं है कि करंट मार रहे हैं. औरतों से जो पर्दा नहीं करता वो अल्लाह वाला नहीं है. औरतों से पर्दा करना जरूरी है, सहाबा इकराम ने किया, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने किया. खुद अपना दम निकला जा रहा है, औरतें लाइन बना के बैठी हैं और फूफू दम कर रहे हैं और औरतों को देखे भी जा रहे हैं. ये कैसा पीर है? बोलता है सफेद दाढ़ी है. सफेद दाढ़ी होगी तो क्या हुआ? अल्लाह का हुक्म सबसे बढ़कर है ना. सहाबा इकराम ने पर्दा किया औरतों को. फस अलहुन्ना मियू वरा हिजाब, पर्दे के पीछे से बात की सहाबा इकराम ने और भारी आवाज करके. ये क्या है कि औरतें सामने आ रही हैं. औरतें सामने आना ऐसे शख्स के पास पीर नहीं बनाना चाहिए जो औरतों से पर्दा नहीं करता. वो पीर नहीं है, वो पैर है. सुन लीजिए ये बातें, वो पीर नहीं है, वो पैर है वो शख्स जो औरतों से पर्दा नहीं करता. साहब कराम ने तो पर्दा किया है ना. अब ये पर्दे के बाद में हमारी जो है नानी मरती है. जब अभी तो बड़े मजे आ रहे थे, नारे लग रहे थे, आज जब शरी पर्दे पे बात की जाएगी, मेरी भी नानी मरती है वाकई में और हम सब की नानी मरती है. मतलब नानी मरती नहीं है, मतलब नस की चीख निकल जाती है कि भाभी से पर्दा है. हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं देवर तो गोया मौत है. अब लाइए यहाँ पे ताकत, अब हमें मजे सुभान अल्लाह का मजा, अब मजा आएगा कि जब भाभी सामने आ जाए फिर हम पर्दा करें. हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं भाभी देवर मौत है तो भाभी भी मौत हो गई. इसलिए मर्द औरत अलग अलग खाएं, या मर्द अलग अपनी बीवियों के साथ खाएं और मर्द और औरत अलग अलग खाएं. यानी कि साथ खा रहे हैं, भाभी भी जिस दस्तखान में बैठी हुई है, बीवी की बहन से भी पर्दा है, साली से, बोलते हैं आधी घरवाली. खाला की लड़कियां, ताया की लड़कियां, चच्चा की लड़कियां, मामू की लड़कियां, बोलते हैं बहन बहन बना के फिर इनसे प्यार मोहब्बत भी चल रहा है. खाला की लड़की से ठीक है, इससे शादी होती है कि नहीं हो सकती? खाला की लड़की से पर्दा है, ताया की लड़की से, चच्चा की लड़की से, चच्ची से भी पर्दा है, मुमानी से ही पर्दा है. चाहे दिल, कुछ लोगों को इसमें ये बातें वाकई में समझ में नहीं आती, समझ में आए नहीं आए, दीन में समझने की जरूरत नहीं है. अल्लाह का हुक्म है, हम बस अपनी समझ को साइड पे रखेंगे, अल्लाह का हुक्म सबसे आगे होगा. बस जरूरी थोड़ी है हर बात समझ में आए. वजू टूट जाता है, पीछे से हवा निकल जाती है, इसका मतलब पीछे से छपाके मार लो, बस हवा निकल गई तो अब वजू करना पड़ेगा. इसी तरह अल्लाह का हुक्म है भाभी से पर्दा करना है तो करना पड़ेगा. और ये फर्ज है मेरे दोस्तों. सुभान अल्लाह, में तो अभी बड़ा मजा आ रहा था, खूने तमन्ना करने में जो है नफ्स की चीख निकल जाती है. मगर वही बात है, ये चीज अल्लाह वालों की सोहबत से मिलती है. अकेले नहीं जा सकते, बहुत मुश्किल है. घर नहीं बना सकते अकेले, डॉक्टर नहीं बन सकते, इंजीनियर नहीं बन सकते, तो दीन पे कैसे अकेले चल सकते हैं? इसलिए किसी अल्लाह वालों को तलाश करना है. मैं आपको एड्रेस ही बता रहा हूँ. मुजाहिर रूम चले आए मुफ्तियाने कराम के पास, 9 नंबर चले आए, बिनोई टाउन चले आए, दारुल उलूम कराची चले आए. उनसे बोले कि आप कराची और हैदराबाद के अल्लाह वालों के नंबर दे दें, फिर जिसके पास वो आपको दे देंगे, पता भी दे देंगे, नाम भी बता देंगे, फोन नंबर भी दे देंगे आपको. मुफ्तियाने कराम तो सही बताएंगे ना भाई, वो करंट वाले बाबा का नंबर नहीं बताएंगे. वो ऐसे लोगों का नहीं बताएंगे जो औरतों से पर्दा नहीं करते, बल्कि वो सच्चे लोगों का नाम बताएंगे. फिर हैदराबाद में सबके पास जाइए, जिससे आपका ब्लड ग्रुप मिलता हो उसकी मस्जिद से बैठे, उससे इस्लाह करवाना शुरू कर दें. बैत होना कोई जरूरी नहीं है, इस्लाह करवाना शुरू कर दें अल्लाह वालों. अगर कोई अल्लाह वाला नहीं मिलता तो जो मौजूदा हैं, जो आपको नजर आ रहे हैं, उनके फोन नंबर लेके जो है मेरे शेख का भी फोन नंबर ले सकते हैं. अभी आपको पर्चा देंगे, मशवरा करते रहे, जब कोई अल्लाह वाला मिल जाए. जैसे अभी बदनजरी नहीं छूट रही, अब कोई शेख ढूंढने में तो वक्त लगेगा ना, तो मेरे शेख का नंबर ले लें, हजरत फिरोज अब्दुल्ला मेहमान साहब दारुगाह तुमालिया. सुबह से शाम तक वहां हजरत के तरबियत याफ्ता लोग बैठे रहते हैं, उनसे आप पूछ लें कि हजरत मैंने एतिकाफ खत्म कर लिया, अब मुझे बहुत दिन चाह रहा है दाढ़ी मुंडवा लूं, तो मैं क्या करूं? आपको जवाब मिल जाएगा वहां से. ईमेल भी कर सकते हैं, ठीक है, जब तक कोई अल्लाह वाला ना मिले. तो आपको सच्चे लोगों को बता भी दिया अल्हम्दुलिल्लाह. तो इसमें ये नहीं है कि मैं अपने शेख की एडवर्टाइजमेंट कर रहा हूँ, कम से कम गुनाह से बचने का तरीका तो पता चल जाएगा ना इसमें हम लोगों को, कि हम कैसे बचें एहतिकाफ के बाद. बस अब जबरदस्त मर्सिडीज बेंज का बूस्टर वाला ब्रेक लगा रहा हूँ. जो लोग गाड़ी के बहुत चैंपियन होते हैं ना, हर वक्त गाड़ी अपने घरों में लगाई हुई है, और कुछ लोग स्क्वैश के चैंपियन है, कुछ क्रिकेट प्लेयर के चैंपियन है, अल्लाह की मोहब्बत के चैंपियन बने. कोई मना नहीं है, क्रिकेट खेल सकते हैं, मगर शर्त लगा के नाइट मैच करके किसी को परेशान मत करें. नमाज जमात से पढ़ें और जो है शर्त मत लगाएं. कुंडे की बिजली से लाइट मत चलाएं. बातें बहुत सारी रह गई मगर एक मजलिस में सब आ भी नहीं सकती. जो बयान हो गई हो गई, अब दुआ कर लेते हैं. लैलतुल क़द्र भी आज हो सकती है, अब दुआ कर लेते हैं. या अल्लाह, या रहमान, या रहीम, सल्लल्लाहु अलैहि वसल्लम, या अल्लाह मुझे भी माफ़ फरमा दे, हम सबको माफ़ फरमा दे. अल्लाह ताला गुनहगार हूँ, ए अल्लाह माफ़ फरमा दीजिए, हम सबको माफ़ फरमा दीजिए. अल्लाह आपका एहसान है, आपका फजल है कि आपने शब कदर दोबारा नसीब फरमाई, 27वीं शब रमज़ान शरीफ नसीब फरमाया, मगर हमने बाजारों में गुजार गया, बदनजरी में गुजारा, गानों में गुजारा, खूब गीबतें की, खूब बुराइयां की लोगों की, मस्जिद में बैठ के बुराइयां की, कबीरा गुना. जबकि शेखुल हदीस ने लिखा है कि मुसलमान की आबरू रेजी करना, मुसलमान की इज्जत को उछालना, वो गीबत से भी बढ़ के गुनाह है. بہت کبیرہ گناہ ہے اے اللہ ہمیں بس معاف فرما دیجئے معاف فرما دیجئے اے اللہ ہم گناہوں کی گٹھیاں لے کر آئے ہیں اور پھٹی ہوئی جھولیاں ہیں ان پھٹی ہوئی جھولیوں کو سی بھی دیجئے اور معاف بھی فرما دیجئے یا کریم العف ستار العیوب اے کریم جو نالائکوں پہ رحم کرنے والا ہے عیبوں کو چھپا دے چھپا دیجئے ہمارے عیبوں نیکیوں کو ظاہر فرما دے یا کریم العف ستار العیوب انتقام از ما مکش اندر ذنوب ہمارے گناہوں کی وجہ سے ہم سے انتقام مت دیجئے ہم بہت ہی کمزور ہیں اے اللہ نفس و شیطان نے اتنا کمزور کر دیا ہے پھر آپ عذاب بھیجیں گے تو ہم کہاں جائیں گے بس آپ ہمیں معافی کا پروانہ دے دیجئے ہم سب کو اے اللہ آپ نے ہی تو فرمایا ہے اللہ آپ نے اتنی بشارتیں رمضان شریف میں دی ہیں جو تراوی پڑھتا ہے جو وضو کرتا ہے اور جو شب قدر میں جاگتا ہے اس کی مغفرت ہوتی ہے اے اللہ ہماری مغفرت فرما دیجئے اے اللہ آپ کا فضل ہے آپ نے مسجد میں بٹھایا ہے اے اللہ آپ نے اعتکاف کی توفیق دی بیان کی توفیق دی نمازوں کی ان سب قبول فرما لیں اور معاف فرما دے اللہ ہمیں اللہ والا بنا دے ہمیں بھی اپنے نام کی لذت اور مزہ چکھا دیجئے اللہ ٹی وی سے بجا لے تصویروں سے گانوں سے لڑکیوں سے لڑکوں سے فیس بک یوٹیوب ننگی تصویروں سے زنا سے بدفعلی سے لڑکوں سے گناہ کرنے سے مجھے بھی ہم سب کو بچا لیجئے اللہ نفس کے شر سے بچا لے اے اللہ عید کی رات بھی بچا عید کے دن بھی بچا عید کے بعد بھی بچا اے اللہ نمازوں قائم کرنے والا بنا دیجئے ہم لوگ ڈر کے مارے آمین بھی نہیں کہتے اے اللہ آپ تو ہماری نیتوں کے حال بھی جانتے ہیں اے اللہ آپ ہمیں جانتے ہیں کہ ہمیں عید کے دن ہمارا کیا ارادہ ہے مارے اللہ آپ تو ارادوں کو بھی بدل سکتے ہیں ارادہ بدل دیجئے ہمارا ہمیں توفیق دے دیجئے اللہ اسی دنیا میں معاشرے میں حیدرآباد میں رہ کے اتنے لوگ گناہ سے بچ رہے ہیں ہمیں بھی توفیق دے دیجئے اللہ اے اللہ آپ کے لیے کیا مشکل ہے حضرت عمر رضی اللہ تعالیٰ عنہ قتل کے ارادے سے جا رہے تھے حضور صلی اللہ علیہ وسلم کو آپ نے ان کو اپنا بنا لیا اور ایسا امیر المومنین بنایا کہ حضور صلی اللہ علیہ وسلم کے پڑوس میں آپ وہ آرام فرمائے جب صلاۃ و سلام پڑھتے ہیں تو حضرت ابو بکر صدیق رضی اللہ عنہ کو بھی پڑھتے ہیں اور حضرت عمر فاروق رضی اللہ عنہ بھی پڑھتے ہیں تو یا اللہ جو تجلیات جس کی لہریں حضرت عمر رضی اللہ عنہ پہ آپ نے ڈالی کچھ ہم پہ بھی ڈال دیجیے کچھ ایک ذرہ ہی ڈال دیجیے تاکہ ہم بھی تیرے پیارے بن جائیں اے اللہ ہم نے بہت گناہوں کے سارے مزے لے لیے سارے حرام مزے لے لیے اب ہمیں اپنی سنت کا مزہ بھی عطا فرما شریعت کا مزہ بھی عطا فرما ہمیں جو اللہ والوں کو مزے عطا فرماتے ہیں جو ابھی سانسیں چل رہی ہیں اے اللہ ہمیں سے قدر کی توفیق عطا فرما جو لمحات کتنے قیمتی لمحات رمضان شریف کے ہیں کہ جنت کے سارے دروازے کھلے ہوئے ہیں اے اللہ آپ کیسے پیارے ہیں آپ نے ہمارے جنت کے سارے دروازے کھولے ہوئے ہیں اے اللہ جنت کی خوشبوئیں آ رہی ہیں اے اللہ ہمیں بھی جنتی والے اعمال کی توفیق دے دیجیے اللہ جہنم سے ہم پناہ مانگتے ہیں اے اللہ ہم آپ سے جنت کا سوال کرتے ہیں گو ہم اس قابل نہیں مگر ہم جہنم کے عذاب کو بھی نہیں سہ سکتے آپ ہمیں جنت الفردوس میں ہمیں ہمارے بیوی بچوں ماں باپ بہن بھائی اساتذہ مشائخ سب کو جنت الفردوس میں اعلیٰ مقام عطا فرما دیجیے حضور صلی اللہ علیہ وسلم کا پڑوس نصیب فرما دیجیے گو ہمارے اعمال اس قابل نہیں مگر یا اللہ اس اعمال کو اس قابل بھی فرما دیجیے پھٹی ہوئی جھولیوں کو سی بھی دیجیے اللہ تعالیٰ اے اللہ فضل فرما دیجیے کامل صحت عطا فرما کامل تقوا عطا فرما اپنا پیار نصیب فرما دل میں بوسے عطا فرما اے اللہ حضور صلی اللہ علیہ وسلم کا عشق ہمارے سینے میں اتار دے ہماری نس نس میں اتار دے کہ جس وقت گناہ کا گندے تقاضے پیدا ہوں اس وقت حضور صلی اللہ علیہ وسلم کا تصور کر لیں کہ کیسے پیارے تھے اور آوارہ گرد لڑکوں نے پتھر مارے خون بہ پڑا حضور صلی اللہ علیہ وسلم کا صحابہ کرام نے 70 شہدا نے جانیں پیش کر دی آج ہم سے فلمیں نہیں چھوٹتی اللہ ہمیں توفیق دے دیجیے ایسا بنا دیجیے کہ حضور صلی اللہ علیہ وسلم اپنی مبارک آنکھوں سے جب ہمیں دیکھیں اور ہم شفاعت فرمائیں اور حوض کوثر سے ایسے نرم نرم ہاتھوں سے پانی پلائیں ٹھنڈا پانی پیارا میٹھا پانی تو ہمیں دیکھیں تو خوش ہو جائیں شاباش میرے امتی تم فتنے کے زمانے میں داڑھی رکھ کر آئے تم لوگوں کے تانے سہ کر آئے تم لڑکیوں سے بچ کر آئے شاباش اے اللہ ہمیں ایسا بنا دیجئے اے اللہ ہم کوشش کرتے ہیں مگر یہ دنیا والے اور یہ ماں باپ بہن بھائی خاندان والے ہی ہمارا مذاق اڑاتے ہیں اپنے ہی ہمارے غیر ہو جاتے ہیں جو لڑکا یونیورسٹی جاتا ہے جو لڑکیوں کے چکر میں رہتا ہے اس کو کچھ نہیں کہتے اور جو داڑھی رکھ لیتا ہے جو ٹانے کھول لیتا ہے جو تبلیغ میں چلے جاتا ہے جو اللہ والوں سے جڑ جاتا ہے اس کا مذاق اڑاتے ہیں اے اللہ ہمیں دین کی سمجھ عطا فرما دے بہت سی ماؤں بہنوں بیٹیوں نے شرعی پردہ کر لیا ہم کو استقامت دے دیجیے اللہ ہماری ماں بہن بیٹی کو شرعی پردہ کی توفیق دے دے اللہ یہاں بیٹھنا قبول فرما دے اے اللہ اللہم انک عفو کریم تحب العفو فاعف عنا اللہم انک عفو کریم تحب العفو فاعف عنا اے اللہ تے سفید داڑھی والے تیرے پیارے بندے بھی بیٹھے ہوئے ہیں उनके सदके हमारी मगफिरत फरमा दीजिए अल्लाह, अपने नाम की मिठास अता फरमा दे, ए अल्लाह इस्तेकामत दे दे, खात्मा ईमान पे फरमा दे। मेरे शेख आरिफ बिल्ला शेख अल-अरबुल अजम हजरत मौलाना शाकी मोहम्मद अख्तर साहब रहमतुल्लाह कब्र को नूर से भर दे, उनके खादिम खास हजरत सैयद इशरत जमील मीर साहब रहमतुल्लाह इस दुनिया से चले गए उनकी कब्र को नूर से भर दे, मेरे मौजूदा शेख हजरत शाह फिरोज अब्दुल्ला मेमन साहब दामत बरकातहू आलिया उनको भी लंबी जिंदगी आखिरत के साथ अता फरमा, और जितने हमारे अकाबिर हैं तबलीगी हैं अकाबरीन और उलमाए कराम दारुल उलूम तुरंगी के मुजाहिलों के और बिनोई टाउन के जितने भी मदरसे हैं छोटे हो मदरसा बड़ा मदरसा हो तालिब इल्म हो कारी साहब हो सबकी हिफाजत फरमा, सारे आलम के मुसलमानों की मदद फरमा, सारे काफिरों को हिदायत दे दे, यहूदियों को हिदायत दे दे, हरम शरीफेन की हिफाजत फरमा, बैतुल मुकद्दस की हिफाजत फरमा, मुसलमान मजलूम मुसलमानों की मदद फरमा दीजिए अल्लाह, जो मुसलमान बेगुनाह कैद हैं ए अल्लाह मदद फरमा दीजिए अल्लाह ताला, जो बेचारे परेशान हैं बारिशों की वजह से उनकी मदद फरमा दीजिए अल्लाह, जहां मुसलमान परेशान है सबकी मदद फरमा दीजिए अल्लाह, जो बीमार है सेहत अता फरमा, हमारे घरों में बूढ़े हजरात बहुत से हजरात बीमार हैं सबको सेहत अता फरमा, बेरोजगारों को हलाल रोजगार अता फरमा, हमारी माए बहुत सी बच्चियां बड़ी बड़ी उम्र की हो गई रिश्ते नहीं आ रहे जोड़ के रिश्ते अता फरमा, बहुत से नौजवानों के रोजगार नहीं लग रहे ए अल्लाह खूब रिस्क हलाल खूब अता फरमा दीजिए, रुसत के साथ जायज हलाल रिस्क अता फरमा, जिसके दिल में जो जायज हाजत है पूरी फरमा दीजिए, यहां आना कबूल फरमा लीजिए और मुझे भी हम सबको माफ फरमा दीजिए, जन्नत में जैसे आज हम अल्लाह के नाम पर जमा हैं जन्नत में भी ऐसे ही इकट्ठा फरमा दीजिए। व सल्लल्लाहु अला नबीना उम्मी आमीन बे हुरमती से नूर सर जज़ाकल्लाहु खैर। सीडियां हैं कुछ सीडियां भी हैं मेरे शेख की और उनकी किताबें भी ले लीजिए और लिफाफा जिसमें फोन नंबर है वो भी ले सकते हैं जज़ाकल्लाहु खैर।